بہت بڑے اللہ والے ہیں کراچی میں، ان کا دیوان ہو گیا عارف بلّہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ، تو ان کی صحبت سے آ رہا ہوں. اللہ والا کون ہوتا ہے جو سنت پہ چلتا ہے، شریعت پہ چلتا ہے، اپنی نظروں کو عورتوں سے بچانا. یونیورسٹی میں تو مسئلہ ہی سارا یہی ہے، نوجوانوں کا مسئلہ ہی لڑکی ہے، تاج بیان اسی پر ہوگا، لڑکی سے بچنے پر، فیس بک سے بچنے پر، یوٹیوب سے بچنے پر، اور لڑکوں سے بچنے پر. لڑکوں سے لڑکوں کا گناہ بھی گناہ ہے، یہ گناہ کبیرہ ہے. تصویریں ہمارے شیخ نہیں بنواتے تو موویاں بھی نہیں بنواتے، ریکارڈ کر سکتے ہیں. تصویریں بنوانا حرام، موویاں بنوانا حرام، ریکارڈ کر سکتے ہیں. جو لوگ تصویریں بنواتے ہیں ٹھیک ہے، وہ بنواتے ہیں، ہمارے جو لوگ بنواتے ہیں ان سے پوچھیں وہ کیوں بنواتے ہیں، ہم نہیں بنواتے تو ہم سے کیوں پوچھ رہے ہیں. ہمارے بڑے بڑے پچھلے بزرگان دین تصویریں نہیں بنواتے تھے، موویاں نہیں بنواتے تھے. ان کی بات سننی چاہیے نہ کہ ان کی موویاں دیکھنی چاہیے. تو یہ بات ہو گئی، یہ میں نے انٹروڈکشن کروا دیا. انٹروڈکشن بھی تو ضروری ہوتا ہے. اس کو یہ تصویر تو نہیں بن رہی، ہاں اس کو پھر ایسا رکھیں ورٹیکل ڈائریکشن میں، ہوریزنٹل میں رکھیں. ہاں اب ریکارڈ ہو جائے گا نا. تو ماشاء اللہ آپ لوگ یونیورسٹی کا لڑکا بھی اللہ والا بن سکتا ہے، نیک بن سکتا ہے. نیک ہیں آپ لوگ ماشاء اللہ، بتا رہے ہیں تبلیغی جماعت میں آپ لوگ جاتے ہیں، وہ پوری بس بھر کے شب جمعہ میں جاتی ہے ماشاء اللہ. اس کے بعد آنے کے بعد کیا کرتے ہیں ہم لوگ؟ وہ جاتے ہیں، نیک صحبت مل رہی ہے، بڑی نعمت ہے. جبھی تو آپ لوگ مسجد میں آ رہے ہیں، آپ لوگ شب جمعہ میں جاتے ہیں ماشاء اللہ، کبھی سہ روزہ لگا لیا، کبھی بزرگوں کا بیان سن لیا، تو اس سے تھوڑی دل میں چوٹ لگی ہوئی ہے. ہر مسلمان کے دل میں اللہ کی محبت کی چوٹ لگی ہوئی ہے. وہ چاہتا ہے کہ انجینئر بننا منع نہیں ہے، اور آئی ایم آلسو انجینئر، آئی ایم این ای ڈی این، این ای ڈی یونیورسٹی سے میں نے انجینئرنگ کی ہوئی ہے. اور جب یہ حلیہ دیکھ رہا ہے میرا، بزرگوں جیسا حلیہ ہے نا، صرف ٹوپی پہن لی، گنجے ہو گئے، کرتا پہن لیا، داڑھی رکھ لی، ایسے ہی ہوتا ہے بزرگوں کا حلیہ. یہ اللہ کا شکر ہے، یہ صحبت کی برکت ہے. نیک صحبت نیک بنا دیتی ہے، بری بری بنا دیتی ہے. تو این ای ڈی یونیورسٹی میں جب میں پڑھتا تھا، اس وقت اپنے بڑے اللہ والوں کی صحبت میں جاتا، تبلیغی جماعت میں بھی جاتا تھا، پھر وہاں سے حضرت والا کا، حضرت مولانا حکیم اختر صاحب رحمۃ اللہ کا معلوم ہوا کہ بہت بڑے بزرگ ہیں، اور بڑے بڑے تبلیغی بزرگ بھی ان سے دعائیں لینے آتے ہیں. تصویریں نہ کوئی بنائے، صرف ریکارڈ کر سکتے ہیں. فائدہ نہیں کہ تصویریں، اینڈرائڈ موبائل رکھ کے، بلیک بیری رکھ کے، اور ٹچ والا، اور کون سا ہوتا ہے، ایپل موبائل رکھ کے، کوئی زیادہ اترانے کی ضرورت نہیں ہے، قبر میں پتا چلے گا کون کامیاب ہے. ہاں اور تو میں بتا رہا تھا، میں انجینئر بھی ہوں، اور میں نے جام شورو یونیورسٹی سے آئی ٹی میں ماسٹرز بھی کیا ہوا ہے، ماسٹرز آف انجینئرنگ ان انفارمیشن ٹیکنالوجی. تو بتا رہا ہوں، میرے شیخ فرماتے تھے انجینئر بنو اللہ والے انجینئر بن کے دکھاؤ، ڈاکٹر بنو اللہ والے ڈاکٹر بن کے دکھاؤ. منع نہیں ہے انجینئر بننا، منع نہیں ہے، مگر انجینئرنگ کی یونیورسٹی میں کیونکہ لڑکیاں بھی پڑھتی ہیں، لڑکیاں نہیں ہیں ہے نا بھائی، ہاں میں ہاں تو ملائیں، کیونکہ لڑکیوں کو ہم سب لوگ بہت شریف ہیں، کسی لڑکی کو دیکھتے ہی نہیں ہیں، ہمیں کچھ ہوتا ہی نہیں ہے، بہت شریف ہیں، ہمیں تو دودھ پیتے بچے ہیں، جوانی میں کچھ ہوتا ہی نہیں ہے. تو اس کی اصلاح کی ضرورت ہے کہ نہیں؟ یہ بھائی ایسے ہی بیان ہوگا، یونیورسٹی کے لڑکوں میں تو ایسے ہی بیان ہونا چاہیے. آپ لوگ دوسرے تو سنتے رہتے ہیں، ابھی ذرا کھل کے بیان ہوگا، مگر تھوڑا مسجد کی حدود کی بھی رعایت رکھنی پڑے گی. بھائی دیکھو وہ زیادہ بیان کر رہے ہیں، ہمارے حضرت والا ہنساتے بھی تھے، ہنسنے سے لوگ قریب آ جاتے ہیں. یہ ہم اپنا اچھا امام صاحب سے پوچھ لیں، یا تحسین میاں کھڑے ہو جائیں، یہ ماشاء اللہ یونیورسٹی میں پڑھتے ہو آپ، چلو بیٹھ جاؤ، لڑکیوں سے بچتے ہو؟ تو بہرحال ماشاء اللہ اس فقیر سے تعلق رکھتے ہیں، تو ہمارے شیخ طریقہ بھی بتاتے ہیں، یہ نہیں کہ صرف بتا دیا. کیونکہ بد نظری جو ہے بخاری شریف میں آتا ہے، حضور صلی اللہ علیہ وسلم کی بات ہے، بد نظری آنکھوں کا زنا ہے. کیا ہے؟ آنکھوں کا زنا. بتائیے آپ ہم سب بولیں، بد نظری آنکھوں کا زنا ہے، بولیے بد نظری آنکھوں کا زنا ہے، حضور صلی اللہ علیہ وسلم کا فرمان ہے. اچھا یہ نہیں بولنا چاہیے، دیکھیں ہم لوگ جیسے انجینئرنگ کی کتابیں ہوتی ہیں نا، تھامس فلاں فلاں، فراجا فراجا، یعنی کافروں نے لکھی ہے، یہودیوں نے لکھی، ان کی باتوں میں یقین آ جاتا ہے، ان کے فارمولے ای از اکول ٹو ایم سی اسکوائر وغیرہ یقین آ جاتا ہے. تو حضور صلی اللہ علیہ وسلم کی بات پہ، مسلمان ہیں نا کلمے والے ہم لوگ، تو ایک مسلمان انجینئر میں ایک کافر انجینئر میں فرق ہونا چاہیے کہ نہیں ہونا چاہیے؟ دور سے نظر آئے ماشاء اللہ مسلمان انجینئر جا رہے ہیں، دور سے نظر آنا چاہیے کہ انجینئر اللہ والا انجینئر جا رہا ہے. یہودیوں کی طریقے والا نہیں جا رہا کافروں کی طریقے والا نہیں جا رہا اور یاد رکھیے انشاءاللہ اگر آپ اللہ والے بنیں گے تو لوگوں کو آپ کے ٹیکنالوجی سے کام ہے آپ کی داڑھی سے کوئی غرض نہیں ہے داڑھی رکھنا ضروری ہے ایک مٹھی داڑھی رکھنا انجینئر رکھ کے داڑھی بھی رکھ لیں انجینئر بننے کے ساتھ داڑھی بھی رکھ لیجئے داڑھی رکھنے میں کیا شرم آنا کیوں نہیں رکھتے کیونکہ لڑکیوں کے چکروں میں پھنسے ہوئے نا مسئلہ سارا بھائی مولانا رومی رحمۃ اللہ علیہ بہت بڑے اللہ کے مولانا رومی رحمۃ اللہ کا نام سنا ہوگا حضرت نے میرے شیخ رومی ثانی تھے بہت بڑے اللہ والے وہ فرماتے تھے وہ ان کا شعر ہے غرض صورت بگزری ہے دوستاں گل ستانس گل ستانس گل ستاں اے لوگوں اے میرے دوستوں اگر تم صورت پرستی سے باز آ جاؤ یعنی لڑکیوں کے گال دیکھنے سے باز آ جاؤ ان کے بال دیکھنے سے باز آ جاؤ تو اللہ کی محبت کے گلستان ہی گلستان ملیں گے یہ شیطان جو ہے ہیپناٹائز کر کے لڑکیوں کو اچھا دکھاتا ہے جبکہ قرآن شریف میں آ رہا ہے یہ پورا بیان سن کے جائیے گا ورنہ تھوڑا بیان سن کے کوئی چلے آتا ہے وہ سمجھتا ہے وہ اعتراض کرتا ہے کیسی باتیں کر رہے ہیں مولوی صاحب میں مولوی صاحب تو ہوں ہی نہیں مگر الحمدللہ مولویوں کا غلام ہوں الحمدللہ میں کیونکہ میں آپ لوگوں کی یونیورسٹی میں بھی پڑھا ہوا ہوں نا اس لیے آپ لوگوں کی لینگویج میں بولنا ضروری ہے جس سیڑھیا کا شکار کرنا ہو اس کی لینگویج میں بولنا پڑتا ہے تنجو نالو چھا ہے بڈو سٹھو آ ہے تھوڑی بہت سندھی بھی آتی ہے سندھی پنجابی پٹھان سرائے کی یہاں بخیر راولے والے بھی ہوں گے ہے نا پنجابی بھی ہوں گے اور توڑا کیا حال ہے اس طرح فرینچ زبان والے تو یہ سب زبانیں اللہ کی نشانی ہے لڑنا وڑنا نہیں چاہیے ہم سندھی ہیں ہم پنجابی ہیں ہم پٹھان ایک دوسرے گردنیں کاٹ رہے ہیں ارے بھائی سب مسلمان بھائی بھائی ہیں وجعلناکم شعوبا وقبائل لتعارفوا یہ قبائل اور یہ جو خاندان بنائے گئے صرف تعارف کے لیے ٹھیک ہے آپ سید ہیں آپ مغل ہیں آپ سومروں ہیں آپ کوئی بھی ہیں آپ خان صاحب ہیں آپ سید ہیں صدیقی ہیں ٹھیک ہے یہ تعارف کے لیے ٹھیک ہے کوئی مسئلہ مگر اس پہ لڑائی جھگڑا کرنا وہ سندھی آ رہا ہے وہ پنجابی آ رہا ہے پٹھان آ رہا ہے یہ تعصب ہے اور مسلمان بھائی بھائی ہیں حضور صلی اللہ علیہ وسلم کی بات پہ ہمیں سب کو جان دینی چاہیے کہ نہیں آپ مرکز میں جاتے ہیں سب لوگ کیا کہاں کہاں سے لوگ آتے ہیں رائے ونڈ کے اجتماع میں کراچی اجتماع میں اور پھر اس سے بڑھ کے بیت اللہ میں اس طرح مت رکھیں ڈر لگتا ہے کہ تصویر نہ بن رہی ہو اور عرفات کے میدان میں الحمدللہ مجھے حج کی اللہ تعالیٰ توفیق عطا فرمائی اپنے شیخ کے ساتھ عمرہ بھی کیا الحمدللہ اللہ کا شکر روزہ مبارک کی حاضری کی توفیق اپنے بتانا ہی چاہیے میں نے حج کی عمرے کی میں صرف مگر شیخ بتا سکتا ہے بیان کرنے والا بتا سکتا ہے بتانے کا مقصد کچھ اور ہوتا ہے وہ یہ مقصد ہوتا ہے تاکہ ہمیں بھی شوق پیدا ہو حرم شریف جانے کا مدینہ شریف جانے کا حضور صلی اللہ علیہ وسلم تو سرکار تو امت کی بخشش کے لیے روئیں امت ہے کہ ہنس ہنس کے جیتی ہے گناہوں میں تو میں نعت شریف بھی سناتا ہوں اچھی آواز میں جو میرے شیخ کی نعت شریف ہے یہ صبح مدینہ یہ شام مدینہ آپ سب کو یاد ہوگی موبائل میں سب کے ہوگی مدینہ مدینہ مدینہ مدینہ بڑا لطف دیتا ہے نام مدینہ یہ میرے شیخ کی نعت شریف ہے عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ ان کی نعت شریف کے اشعار ہیں یہ جنید جمشید نے پڑھے تھے ان کی اللہ تعالیٰ ان قبر کو بھی نور سے بھر دیں وہ انتقال ہو گیا ان کو تو وہ میرے شیخ کے پاس انہوں نے پڑھے تھے آ کے حضرت والا کے پاس آ کے کراچی کے اندر تو یہ سنا بھی دیتا ہوں ابھی رکھیں آپ میں سنا دوں گا اچھا یاد ہے مجھے تو یہ باتیں آپ لوگوں کو میں نے بتا دی تاکہ پتہ چل جائے ہاں دیکھیے جب ایسا کوئی بیان بد نظری سے بچنے والے بیان میں ایسی باتیں کرنی پڑتی ہیں نا کیونکہ کسی اگر جوانی بچ جائے کوئی شخص لڑکیوں سے بچ کے اس کے دل میں کیا ملے گا لڑکیوں کو چھوڑا فوراً حلاوت ایمانی ملتی ہے حدیث میں آتا ہے جس نے اللہ کے خوف سے نظر بچائی من ترکہا مخافتی ابدلتہ ایمانا یجد حلاوتہ فی قلبہ اسی وقت اللہ تعالیٰ اس کے دل کو ایمان کی حلاوت سے بھر دیں گے یونیورسٹی نہیں چھوڑنی ہے دفتر نہیں چھوڑنا انجینئرنگ بننا ڈاکٹر بننا نہیں چھوڑنا دنیا کو لات نہیں مارنی اسی دنیا میں رہ کے کانٹوں سے بچنا ہے یہ مشکل ہے اس کے لیے سچوں کی صحبت ہے ورنہ تبلیغی جماعت میں آنا جانا رکھیں وہاں نیک لوگ ہوتے ہیں نا داڑھی والے نیک لوگ اور تقوی والے لوگ ان کے ساتھ بیٹھنے ہوتا ہے تو توفیق ہوگی دل میں اللہ کی محبت محسوس ہوگی نیک لوگ نیک صحبت نیک بنا دیتی ہے بری بری بنا دیتی ہے آپ حضرات سمجھ رہے ہیں نا یہ سندھی میں بیان کروں انگلش میں بھی کر سکتا ہوں آئی کین ٹاک آلسو ان انگلش دیٹ وی ہیو ٹو لیو دا سنز وی ہیو ٹو اسٹے اوے فرام دا گرلز And from young, beardless boys, حسین لڑکوں سے بھی دوری اختیار کرنی چاہیے یہ حسین ہو یا نہیں ہو جس کی طرف دیکھ کے دل لڑکا اس کی طرف میلا ہوتا ہو ایسے لڑکے کو بھی نہیں دیکھنا چاہیے یہ بدفعلی کا گناہ ہے اب یہاں تو ہم لوگ بیان کر سکتے ہیں قرآن شریف کی بات ہے بھائی کہ 600,000 کی خطبہ پڑھ دیتا ہوں الحمدللہ وکفا والسلام علی عبادہ الذین اصطفی اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم قال اللہ بہت سے لوگ ہنس رہے ہوتے ہیں ہنس لیں یہ باتیں ہی ایسی ہیں مگر قرآن و حدیث کی باتیں ہیں کیونکہ کبھی ہم میں نے بھی نہیں سنی تھی مجھے بھی ہنسی آتی تھی फिर बाद में पता चला कि वाकई यार हम तो इस गुनाह में मुलव्वस हैं, हमें अल्लाह को ढूंढना चाहिए था, हम लड़कों के अंदर घुसे हुए, हम लोग लड़कियों के चक्करों में फंसे हुए, फेसबुक पे नंगी तस्वीरें देख रहे हैं, यूट्यूब पे नंगी नंगी तस्वीरें देख रहे हैं, हम लोगों को मुसलमान को इसलिए बनाया है कि नंगी तस्वीरें देखें, भाई देख रहे हैं कि नहीं देख रहे हैं, इतने शरीफ थोड़ी बने हुए हम लोग, शरीफ तो वो शख्स होता है जो गुनाह नहीं बचता करता। अच्छा लोग बोलते हैं हम जिना नहीं करते, मैं तो अल्लाह का शुक्र है जिना नहीं करता, मगर आंखों का जिना तो कर रहे हैं, अपने ख्वाहिशात मोबाइल के ऊपर फ्लैट स्क्रीन पे क्या देख रहे हैं हम लोग। ये चलो अब्बू ने इसलिए दिला दिया कि इंग्लिश की इंजीनियरिंग की किताबें पढ़ेगा, इसलिए थोड़ी दिलाया था कि नंगी तस्वीरें देखेगा। ठीक है आप अपने अम्मी अब्बू से दूर हैं, माँ बाप से बहन भाइयों से दूर हैं, इतने अब्बा खर्चा कर रहे हैं, कितनी मेहनतों से पैसे कमाते हैं अब्बा हमारे, और वो इतनी फीस दे रहे हैं, ठीक है आपको मोबाइल भी दिला दिया, मगर उसको गलत तो इस्तेमाल मत करें। व्हाट्सएप व्हाट्स डाउन है वो चल रहा है धड़ाधड़, जैसी कोई गंदी चीज आई फौरन सबको मैसेज कर दिया ग्रुप में, खुद भी गुनाह किया दूसरों को भी गुनाह में मुलव्वस किया। जबकि ऐसा बनना चाहिए हम भी गुनाह से बचे दूसरों को भी बचाएं, ऐसा होना चाहिए कि सबको चलो भाई तबलीगी मरकज चलो यार, ये कम से कम नंगी तस्वीरें तो हमें नहीं देखनी चाहिए, इस तरह कहना चाहिए है ना भाई। मुसलमान नंगी तस्वीरें देखता है क्या भाई? हाँ देखता है, मगर हम देख रहे हैं ना, हम खौफ ही नहीं अल्लाह का खौफ, बेहया बिल्कुल हो गए। मेरे शेख फरमाते थे हसीनों से जो नजर बचा लेगा, लैलाओं से नजर बचा लेगा, फौरन उसको अल्लाह मिल जाएगा फौरन। हाँ लड़की लेडी टीचर जो पढ़ाने आ रही है, कंप्यूटर की टीचर है इंजीनियरिंग की टीचर है, उसको भी नहीं देखना, वरना वो तो पढ़ा रही होगी ब्लैक बोर्ड पे और लड़के उसका बैक बोर्ड देख रहे हैं, उसकी नाक की उठान देख रहे हैं, उसकी जुल्फे देख रहे हैं, उसकी बुंदे देख रहे हैं, उसकी कमर देख रहे हैं, तौबा तौबा। वो भी किसी की माँ बहन बेटी है, ठीक है बेपर्दा घूम रही है, हमें नहीं देखना है उसको। आपको हैरानी होगी ना कैसी बातें हो रही हैं, मगर यही हमारे नफ्स, बिल्ली की दुम पे पांव रखो तो म्याऊं तो करती है वो ये और ये कुरान और हदीस की बात है, मैं अपनी तरफ से नहीं कह रहा। कुल लिल मुमिनीना यगुज़ु मिन अबसारिहिम व यहफ़ज़ु फुरूजहुम, ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम ईमान वाले मर्दों से फरमा दें अपनी नजरें झुका लें, और आगे फरमा दिए अपनी शर्मगाह की हिफाजत करें, जो आंखों का जिना करेगा शर्मगाह की हिफाजत नहीं रहेगी। कुरान शरीफ की आयत है, कुरान शरीफ में आता है जो अपनी शर्मगाहों की हिफाजत करते हैं, ये जन्नतियों की निशानी बता रहे हैं अल्लाह ताला, जो अपनी शर्मगाह की हिफाजत करते हैं। तो जब नजर देख लिया औरतों को, और मेरे बताइए मेरे दोस्तों बुजुर्गों, हमारी माँ बहन बेटी को कोई देखे अच्छा लगेगा? जो गैरतमंद मुसलमान होगा बोलेगा अबे हटाओ यार तुम कैसी मेरी बहन को देखते हो, मगर आजकल तो यही हो रहा है, अपनी बहन की तस्वीरें भी एक्सचेंज कर रहे हैं, क्या क्या नहीं हो रहा आजकल क्या बताएं हम लोग। कि हमारे पास मेरे शेख के पास कोई दुनिया से ईमेल्स आते हैं, खतूत आते हैं कि नौजवान तबाह बहन के साथ बहन को बुरी हालत में देख रहे हैं, क्या क्या आपको बताई जाए बात, और हमें फिक्र भी नहीं है। हया ईमान का शोभा है कि नहीं? जिसमें हया नहीं उसमें ईमान नहीं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं। मालूम सब कुछ है हम लोगों को, क्योंकि आजकल लोग बोलते हैं इंटरनेट का दौर आ गया है, हमें पता है, हमें फेसबुक पे अकाउंट पे उसने हदीस शरीफ भेजी थी, अमल है हमारा, बुखारी शरीफ भी हमारे पास है, हमारे पास तफसीर भी है, हमें पता है वो बहुत बड़े अल्लाह वाले हैं। मगर भाई देखिए हम सबको कवर में अकेले जाना है, मुझे भी बयान करने वाला भी मोहताज है, ये नहीं कि मैं, मुझे भी बदनजरी से बचना है, ये नहीं कि मौलवी को माफ हो गया जिसको चाहे ताड़ू नंबर वन बन के देखता रहे, दाढ़ी वाले को भी बचना है, दाढ़ी हो या नहीं हो सबको बदनजरी से बचना है, ऐसी बात नहीं है। वरना दाढ़ी तो रखनी जरूरी है, दाढ़ी से भी दाढ़ी रखनी जरूरी है, जो दाढ़ी रख के गुनाह करता है वो डबल गुनाहगार होगा। दाढ़ी रख के गुनाह करता है, एक दाढ़ी रख रहा है मगर गुनाह से तो बचा हुआ है कम से कम दाढ़ी, क्योंकि दाढ़ी को शेव करना या एक मुट्ठी से कम करना ये हराम है। अब आप हजरात को कहां से बात शुरू करूं समझ में नहीं आ रहा, शुरू कहां से करूं, बदनजरी से बचने का ही मजमून बयान कर देता हूं, क्योंकि इससे जो बच जाएगा इंशाल्लाह पूरे दीन पे चलना उसके लिए आसान हो जाएगा। نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تبارك وتعالى قل للمؤمنين يغضوا من ابصارهم ويحفظوا فروجهم ذلك ازكى لهم ان الله خبير بما يصنعون وقال عليه الصلاه والسلام زنا العين النظر او كما قال عليه الصلاه والسلام हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं आंखों का जिना है नजरबाजी, और आगे ये भी फरमाया देखें इसको देख लें इमरान, जिना लिसानी अल मंतिक, औरतों से नरम नरम आवाज से बात करना जबान का जिना है, और ये हाथ भी जिना करते हैं, लड़कियों को चैटिंग करना नाम बदल बदल के फेसबुक के अकाउंट पर, और ये हाथों का जिना हो रहा है। आप बताइए अल्लाह ताला जिस्म अमानत दी है, और एक बात अभी मेरा एक जगह बयान था वहां कहना भूल गया, अल्लाह ताला ने हमें देखे माशाल्लाह आप सब हजरात सेहतमंद नजर आ रहे हैं, सेहत कितनी बड़ी दौलत है ना, आंखें दी कान दिए जबान दिए हार्ट दिया जिगर दिया, तो कितने लोगों को कैंसर हो जाता है, कैसी कैसी जवानी में बीमारियां होती हैं. तो इस जवानी का शुक्रिया ये है, इस सेहत का शुक्रिया ये है कि उसको अल्लाह की नाफरमानी में इस्तेमाल ना किया जाए. अल्लाह ना करे जिस वक्त हम औरत को देख रहे हैं उसी वक्त आंखें अंधी हो जाएं, अल्लाह के इख्तियार में ना, तो उस वक्त बताइए फिर अफसोस होगा कि नहीं होगा. काश हम उस वक्त अपनी आंखों को सही इस्तेमाल कर लेते हैं, क्योंकि आंखों में रोशनी अल्लाह ने दी ना भाई. देखिए हमने ब्रोस खाया, चिकन टिक्का खाया, सब खा सकते हैं, हलाल नेमतें खाइए, आइसक्रीम खाएं, मगर अल्लाह को नाराज, इससे ताकत आती है. ताकत आने के बाद इसको अल्लाह की नाफरमानी में इस्तेमाल नहीं करना. हम लोगों को ताकत आएगी ना, खाने पीने से ताकत आएगी, फिर उसको उससे जो हिम्मत आ रही है उसको अल्लाह की फरमाबरदारी में इस्तेमाल करना है, नाफरमानी में इस्तेमाल नहीं करना. हकीम उल उम्मत मौलाना शाह अशरफ अली साहब थानवी रहमतुल्लाह फरमाते हैं कि नामहरम औरतों से और हसीन लड़कों से. तस्वीर तो नहीं बन रही भाई, तस्वीर नहीं होनी चाहिए. हाँ हाँ, तस्वीर हराम है बनवाना. दारुल उलूम देवबंद का बाकायदा दारुल इफ्ता - देवबंद.org उस पर फतवे हैं, देवबंद दारुल उलूम देवबंद का फतवा है, उस पर आप देख लीजिए. तो जो जिन्होंने इजाजत भी दी हुई ना तस्वीर खिंचवाने की, उसमें पता है क्या शर्त है, शौकिया तस्वीर नहीं खिंचवा सकते. दोस्त के दिल चाहे दोस्त की तस्वीर खींच ली, हरम शरीफ में गए हरम शरीफ के साथ तस्वीर खिंचवा ली, रोजे मुबारक के साथ, ये शौकिया हो गई, गारे हिरा के साथ तस्वीर खिंचवा ली. शौकिया तस्वीर खिंचवाना और तफरीहन तस्वीरें खिंचवाना जायज नहीं है, तफरी के तौर पे. बस ऐसी दिल चाह लड़के की तस्वीर खींच ली, दूर से कोई लड़की जा रही है उसकी तस्वीर खींच ली, हराम है ये. हाँ मैं ये एक बात कह रहा था, एक सहाबी आए या रसूलुल्लाह, देखिए सहाबा कराम हुजूर सल्लल्लाहु अलैहि वसल्लम से पूछते थे, एक सहाबी आए या रसूलुल्लाह मुझे जिना की इजाजत दे दीजिए. आजकल का कोई मौलवी जो गैर तरबियत याफ्ता होता बोलता निकल जाओ तुम जिना की इजाजत मांगते हो, मगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम थे वो फरमाते हैं, नौजवान पूछ रहा है सहाबी या रसूलुल्लाह मुझे जिना की इजाजत दे दिया, मतलब शहवत के तकाजे होते हैं जवानी में, ऐसा नहीं कि इंसान बिल्कुल शरीफ हो जाए. मैं बड़ा शरीफ हूँ, नफ्स के अंदर तकाजे रखे अल्लाह ने, जब ही हुक्म है शादी करने का ठीक है, मैं अभी पैरों पे खड़ा नहीं हुआ तो क्या अभी हवा में उड़े हो क्या. मगर बीवी को रोटी कपड़ा मकान देना जरूरी है, पैसे होने चाहिए, वरना शादी होने के बाद बीवी की जरूरत कैसे पूरी होंगी. ठीक है जॉब लग जाए फिर शादी करें, मैं उससे पहले भी कर सकते हैं शादी, जिसको बहुत ज्यादा ही तकाजा हो रहा हो जिना से तो कम अज कम बच जाएगा. जिना कबीरा गुनाह है. अगर किसी ने अगर बहुत से लड़के यूनिवर्सिटी लाइफ में जिना कर लेते हैं, लड़कों से बदफेली कर लेते हैं, फिर मायूस होकर बैठ जाते हैं, समझते हैं अब अल्लाह मेरी माफी नहीं करेगा, अल्लाह ताला बहुत माफ करने वाले हैं, मगर ये कबीरा गुनाह तो तुमने किया, एक औरत की इज्जत को रुसवा किया, एक लड़के को मदफूल बना के गुनाह किया, कबीरा गुनाह है. हाँ ये बात मैं शुरू में बता रहा था, देखिए शर्म वहां कीजिएगा जिस वक्त तकाजा हो, उस वक्त गुनाह से शर्म, अभी कोई शर्म की बात नहीं है. मुफ्ती आजम पाकिस्तान ने तफसीर मुआलिफ फुरकान में लिखा है इस बात को कि कभी कभार शर्म को दाव पे लगा के बयान करना पड़ता है जब कैंसर आम हो जाता है, तो क्योंकि इस वक्त नौजवानों का मजमा है तो ये जरूरी है बात बयान करना. लड़कों से जो गुनाह करता है, लड़के का गुनाह जो करते हैं, 6 लाख की बस्ती थी लूत अलैहिस्सलाम की बस्ती, वो 6 लाख लड़के आपस में गुनाह करते, 6 लाख की बस्ती थी, वो सब यही काम करते थे, गंदे लड़कों के गंदे मुकाम में घुसने की कोशिश और लड़कों से गुनाह करते थे. तो अल्लाह ताला ने उसको तहतुस्सरा से, जिब्रील अलैहिस्सलाम को हुक्म हुआ उस जमीन को उठाओ, तहतुस्सरा से उठाओ, सातवें आसमान पे लेट जाओ, फिर पलट दो पटक दो और हर एक पे पत्थर भी बरसाए. इतना खबीस अमल है, कुरान शरीफ में आता है कानत तामरुल खबाइस, ये खबीस अमल करते थे. और अतातुन रिजाल शहवतम मिन दून निसा, अपनी बीवी को छोड़ के लड़कों से मुंह काला करते थे, रिजाल फर मर्दों से अब शहवत पूरी करते थे. ये कुरान शरीफ की आयत है भाई, इसमें कोई एतराज ना करे उसका ईमान खतरे में पड़ जाएगा कि कैसी बात है. कुरान शरीफ की आयत सबूत, आयत कुरान और हदीस की आयत, इसके मुदल्लल बयान हो रहा है. और हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं क़ुर्ब क़यामत में लड़कों से बदफेली आम हो जाएगी. और देख ही रहे हैं आप हज़रात, किसी को छोड़ ही नहीं रहा. असल में बस शहवत के तकाजे उभर क्यों रहे हैं, क्योंकि हम लोगों ने जिना की चीजों को देखना शुरू कर दिया है. क्या गाना जिना का मंत्र है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अब जब गाने सुनेंगे तो नफसानी ख्वाहिशें उभरेंगी नहीं क्या, बताइए. जब गाना सुनेंगे तो दिल चाहेगा नमाज पढ़ने का. हमारे मोबाइल में सब में गाने भरे हुए, धड़ाधड़ गाने, इंडियन मूवीज, इंग्लिश मूवीज, और शर्म भी नहीं. भाई काफिरों के लिए जन्नत है, यहूदियों के लिए जन्नत है, हम मुसलमान हैं, गोश्त खाने वाले, ला इलाहा इल्लल्लाह पढ़िए, ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह, इतना जबरदस्त कलमा दिया है. और हम नंगी तस्वीरें देखें, हम यहूदियों की बनाई हुई इंग्लिश मूवीज देखेंगे, हम लोग इंडियन मूवीज देखेंगे. अल्लाह ताला देखिए कुरान और हदीस पे हमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इंट्रोडक्शन नहीं है, हमें माइकल जैक्सन का होगा और फिल्म स्टार, इंडियन मूवीज के फिल्म स्टार का इंट्रोडक्शन होगा, और गंदी गंदी नाचने वाली फिल्म एक्ट्रेस का इंट्रोडक्शन होगा, और सहाबा किराम का पता ही नहीं, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का मालूम ही नहीं, नाम लेना ही नहीं आता, दुरूद शरीफ पढ़ना नहीं आता. कैसे दुरूद शरीफ पढ़ते हैं, सल्ले अला मोहम्मद, ये उर्दू में है, تجوید ہی نہیں آتی اللہم صل لام زیر لی ہوتا ہے اللہم صل لی علی محمد بھی نام لینا نہیں آتا صلی اللہ علیہ وسلم اردو میں تو محمد صحیح ہے پر عربی میں ہے میم پیش مو محمد مو نہیں محمد میم پیش مو ہوتا ہے میم زبر ما میم زیر میم میم پیش مو کیسے مسلمان ہیں شرم کا مقام ہے کہ نہیں یہ ڈوب مرنے کا مقام ہے انجینئرنگ کی اتنی فکر میں بھی انجینئر ہوں منع نہیں ہے بتا رہا ہوں انجینئرنگ کی اتنی فکر اور کلمے کی فکر ہی نہیں منع نہیں انجینئر بنے آپ مگر کسی اللہ والے سے سچے سے تعلق بھی رکھیں انشاءاللہ پھر جوانی بچ جائے گی اور کرنٹ والے بابا اور ادھر ادھر جو عورتوں سے پردہ کرتے ہیں ان کے چکروں میں نہیں آنا چاہیے غلط پیر بنے بیٹھے ہوئے اور بس جاؤ ان کے پاس اللہ ہو کے نعرے لگوا رہے ہیں عورتوں سے پردہ بھی نہیں ہے پیر نہیں ہے پیر ہے یہ شخص جو جن پہ علماء کرام کا اعتماد ہوتا ہے وہ سچے لوگ ہوتے ہیں جن پہ علماء کرام علماء انبیاء کے دارالعلوم کراچی ہے بنوئی ٹاؤن ہے مفتی ذکی اسماعیل صاحب دارالعلوم قاتم عالیہ کا مدرسہ ہے اور نو نمبر مزاحلوم کا مدرسہ ہے ٹنڈوالا یار میں بہت بڑا مدرسہ ہے ان میں جو مفتیان کرام بڑے بڑے بیٹھتے ہیں ان سے پوچھیں کہ سچے اللہ والے ہمیں کہاں ملیں گے وہ آپ کو بتائیں گے ورنہ مجھ سے ایڈریس لے لیجیے حیدرآباد میں ہے کراچی میں ہے ان کے صحبت میں جائیے اور سچا اللہ والا ایک بات اور بتا دوں کسی زانی سے نفرت نہیں کرتا صحیح بتا رہا ہوں آپ شرابی سے نفرت نہیں کرتا داڑھی شیو کر کے آئے چاہے ٹائٹ جینس کی پینٹ بھلے فلم ایکٹر آ جائے اس سے نفرت نہیں ان کے کام سے نفرت ہوگی اس کو گلے لگائیں گے جو سچے اللہ والے اپنے آپ کو سب سے حقیر سمجھ رہے ہوتے ہیں کسی زنا کا زانی اور شرابی مگر اس کو سمجھائیں گے بھائی زنا چھوڑ دو اللہ کی نافرمانی ہے اللہ کا بہت عذاب برستا ہے ایسے شخص کے اوپر توبہ کرنی چاہیے کیونکہ ایک گناہ کرتا ہے انسان کے اوپر کالا دھبا لگ جاتا ہے دوسرا گناہ کرتا ہے کالا دھبا لگ جب حیا مر جاتی ہے اس کو اب نماز میں مزہ حضرت تھانوی رحمتہ اللہ فرماتے ہیں جس شخص جو بد نظری کر لیتا ہے نا اس کو نماز میں بھی مزہ نہیں آئے گا تلاوت میں مزہ نہیں آئے گا کرکٹ میچ میں جو کوڑا کرکٹ اس میں دل اٹکا رہے گا ہمارے نوجوان اکثر کرکٹ میچ دیکھ چھکے لگ گئے چوکے لگ گئے اسی میں لگے رہتے ہیں نہیں ہاں اس میں کیا بتائیے اس میں ہر اوور پہ ایڈورٹائزمنٹ آتا ہے کہ نہیں آتا اور ایڈورٹائزمنٹ جوان لڑکے لڑکیاں ناچ رہے ہیں کہ نہیں ناچ رہے اور اس میں کتنی گندی تصویریں آ رہی ہیں فاحشہ لباس پہنے ہم آنکھوں کو غلط استعمال کر کے ان کو دیکھ رہے ہیں اور سمجھتے ہیں ہم بڑے ہم نے نمازیں پڑھ لی ہم نے صحبتیں اٹھا لی اور ہم مرکز میں چلے گئے تو سب مبارک ہے اس کے ساتھ بچنا بھی تو ہے یہ سب نور ہم نے کما لیا یہ نور کما لیا مگر اس کے بعد اپنے گھر میں آ کے اپنے جگہ پر آ کے گناہوں سے بچنا بھی تو ہے اچھا اللہ تعالیٰ نے تقاضے رکھے ہیں قرآن شریف میں آتا ہے وَأَمَّا مَنْ خَوْفَ مَقَامَ رَبِّهِ وَنَهَا النَّفْسَ عَنِ الْهَوَى جو اللہ کے سامنے کھڑے ہونے سے ڈرا کہ مجھے اللہ کے سامنے پیش ہونا ہے سوال ہوگا مجھ سے بھی سوال ہوگا آپ سب حضرات سے بھی ہر کسی سے ہوگا عالم ہو یا غیر عالم ہو بیان کرنے والا چلے لگانے والا اور سب سے سوال ہوگا کہ تم نے اپنے علم پر کتنا عمل کیا جوانی کہاں برباد کی کیا جواب دیں گے یہ جواب دے سکتے ہیں کہ ہم نے ننگی تصویروں میں برباد کی ہم لڑکوں کے ساتھ بدفعلی کرتے تھے زنا کرتے تھے لڑکیوں کے ساتھ کوئی جواب دے سکتا ہے اس لیے ابھی توبہ کر لیں سچی توبہ سے اللہ تعالیٰ سب گناہوں کو بخش دیتے ہیں بہت پیارے ہیں اللہ تعالیٰ سبحان اللہ کہہ دیں سچی توبہ جو کر لے نا ارادہ کر لے کہ اب زنا نہیں کرنا اب بدفعلی نہیں کرنی ہے لڑکیوں سے بچنا ہے کوشش تو انسان کر سکتا ہے کوشش کر سکتا ہے انسان ایسا نہیں ہے قرآن کا حکم اللہ کا حکم ہے اللہ کا حکم ظلم نہیں ہو سکتا اللہ تعالیٰ نہیں چاہتے میرے بندوں پہ ظلم ہو اللہ تعالیٰ نے حکم دیا ہے تو طاقت بھی دی ہے طاقت دی ہے ہم سب کو گناہ سے بچنے کی کہاں ہیں آپ کھڑے ہو جائیں یہ پی ایف کائٹ یونیورسٹی میں پڑھتے ہیں ابھی تو خیر فارغ ہوئے انجینئر بن گئے ماشاءاللہ داڑھی رکھی ہے ایسے ہی جاتے ہیں ماشاءاللہ یونیورسٹی میں اسی طرح جاتے ہیں بیٹھ جائیں ماشاءاللہ پی ایف کیٹ وہاں اتنی لڑکیاں آتی ہیں عجیب عجیب گندے لباس پہن کے دیکھتا ہی نہیں ہے اس کو ماشاءاللہ کہ نظر بس سے نہیں بڑی بات ہے مگر یہ طاقت کہاں سے ملی ایسے ہی مل گئی بس یہ ہاں سچوں کی صحبت میں بیٹھنا وہاں ہمارے شیخ کے پاس آتے ہیں ماشاءاللہ اور اس فقیر کے بیانات میں بیٹھتے رہتے ہیں تو ان کو طاقت مل گئی ورنہ انسان بڑا مشکل ہوتا ہے لڑکیوں سے بچنا کوئی آسان ہے کیا بہت مشکل ہے جس کے چسکا لگ جاتا ہے نا فیس بک کا وہ بہت مشکل سے ڈیلیٹ ہوتا ہے بڑی مشکل سے کتنا ہی اس کے ہاتھ میں نہیں بس فیس بک تو وہ بھی تو آتے ہیں بھائی اگر بتائیے ہماری موت آ گئی موت تو سب کو آنی ہے سب کو اپنا ہی جواب دینا ہے کسی کو آپ یہ نہیں کہہ سکتے کہ وہ فیس بک پہ آتے تو میں نے کھولا ہوا تھا اب ہمارا انتقال ہو گیا ہمارے اتنا پیارا ہمارا نام محمد احمد اسماعیل اور صحابہ کرام کے نام پہ ہمارا نام ہے ایسے پیارے پیارے نام اور جب انتقال ہو گیا تو ہماری فیس بک کے اکاؤنٹ میں لڑکیاں بھی ایڈ ہوئی ہیں آپ بتائیے گناہ جاریہ ہو گیا کہ نہیں ہمیں اس لیے پیدا کیا گیا تھا ہمیں تو اس لیے پیدا کیا کہ ہم خود بھی دیوانے بنے دوسروں کو اللہ کا دیوانہ بنائیں اس لیے تھوڑی پیدا کیا گیا کہ ہم گناہوں کی گھٹری باندھ کے چلے آئے اور ایک بات اور اگر انجینئر ہم نے ایسے ہی بن کے فارغ ہو گئے फिर क्या होगा अच्छी जॉब लग जाएगी ना बस फिर कोट पतलून पहन के गाने सुनते हैं गाड़ी में जा रहे होंगे मैं इंजीनियर हूं और वहां बॉस बने हुए वहां भी लड़कियों के साथ हैं हु और बच्चों को क्या बीगन हाउस स्कूल में फला हाउस स्कूल में डलवा दिया वो भी मॉडर्न बन रहे हैं और जिंदगी हुई बेचैन परेशान मैं आपको सच बता रहा हूं कराची में होता हूं बड़ी बड़ी पोस्टों वालों से मुलाकात हुई उनके पास बड़ी बड़ी गाड़ियां हैं बड़ी अच्छी डिग्रियां बड़े तजर्बे एक्सपीरियंस हो गया और फला में मगर मुझसे आके बकायदा मेरा हाथ पकड़ लिया बोल रहे मेरी रोबोट वाली जिंदगी जॉब करते हैं ना सुबह आया रात तो गया मगर मैं बेचैन हूं परेशान हूं मैं मायूस हो गया हूं मैंने कहा मायूस होने की जरूरत नहीं अल्लाह ताला बहुत करीम है मायूस होने की जरूरत नहीं अल्लाह ताला बहुत बख्शने वाले हैं हर कोई परेशान है समझते हैं कि हम डिग्री के बाद हमें पैसे मिल जाएंगे पैसे जरूरी हैं मना नहीं है पैसे कमा सकते हैं अच्छी गजा खा सकते हैं मगर अल्लाह को नाराज नहीं करना है तो एक सहाबी आए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुझे जिना की इजाजत दे दीजिए तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम्हारी फरमाया बैठ जाओ सुभान अल्लाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बैठ जाओ बैठने से गुस्सा ठंडा हो जाता है जो खड़ा हो बैठ जाए गुस्से को भी गुस्सा भी नहीं करना चाहिए तो बैठ जाओ फिर फरमाया तुम्हारी माँ जिंदा है या रसूलुल्लाह जिंदा है तुम्हारी माँ से कोई जिना की इजाजत चाहे दोगे हुजूर सल्लल्लाहु अलैहि वसल्लम उसकी गर्दन उड़ा दूंगा फिर फरमाया नबी सल्लल्लाहु हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बात सुनाई जा रही है भैया फरमाया तुम्हारी बहन जिंदा है जी या रसूलुल्लाह जिंदा है तुम्हारी बहन से कोई जिना की इजाजत चाहे दोगे नहीं या रसूलुल्लाह उसको गर्दन उड़ा दूंगा फिर तुम्हारी खाला जिंदा है फुप्पी जिंदा है उससे कोई जिना की इजाजत चाहे दोगे नहीं या रसूलुल्लाह उसकी गर्दन उड़ा दूंगा फरमाया जिससे तुम जिना की इजाजत मांग रहे हो किसी की माँ है किसी की बहन है किसी की बेटी है और तुम उससे जिना की इजाजत मांग रहे हो और फिर फरमाया फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनके सीने पे हाथ रख दिया सुभान अल्लाह और दुआ दी अल्लाहुम्मा फिर जम्मा ए अल्लाह सहाबी के गुनाह को बख्श दे और तौहिर कल्बा इसके दिल को पाकी अदा फरमा व हसन फरजा कि इसके शर्मगाह की हिफाज फरमा वो सहाबी फरमाते हैं मरते दम तक उन्हें कभी जिना का वसवसा भी नहीं आया जी उठे मुर्दे तेरी आवाज से ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सोहबत का असर था आज भी नाइबीन रसूल सल्लल्लाहु अलैहि वसल्लम सच्चे अल्लाह वाले मौजूद हैं क्योंकि सीनों से हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सीने से दीन मुंतकिल हुआ पूरा का पूरा दीन मुंतकिल हुआ सहाबा कराम में दीन की हिफाजत कयामत तक होगी सहाबा कराम से पूरा दीन मुंतकिल हो गया ताबईन में फिर तबा ताबईन में फिर तबा ताबईन से जो जुड़े हज़रत अली रजी अल्लाह तआला अन्हु से हसन बसी रहमतुल्लाह अलैह इस तरह सिलसिला आके हमारे औली अल्लाह कयामत तक चलता रहेगा मैं बैत हूँ हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह से वो बैत हजरत मौलाना शाह अब्राहिम लख साहब रहमतुल्लाह से वो बैत हजरत मौलाना शाह अशरफ अली साहब थानवी रहमतुल्लाह से फजाइल कुरान में देख लीजिए बहुत बड़े अल्लाह वाले थे हिंदुस्तान के बुजुर्ग बहश्ती देवर जी की किताब है हमारा ताल्लुक उनसे है और वो बैत हाजी इमदादुल्लाह महाजिर मक्की रहमतुल्लाह से इस तरह सिलसिला हुजूर सल्लल्लाहु अलैहि वसल्लम से आके मिलता है और तबलीगी जमात का जो सिलसिला ये सब एक ही है सब तबलीगी जमात वाले बुजुर्ग कौन है हजरत मौलाना जकरिया साहब रहमतुल्लाह अलैह ने शेखुल हदीस वो बैत मौलाना खलील अहमद सहारनपुरी रहमतुल्लाह से वो बैत मौलान गंगोही रहमतुल्लाह से वो बैठे हाजी इमदादुल्लाह महाजिर मक्की रहमतुल्लाह से ये सब बुजुर्गाने दीन हैं ये यानी सब एक ही सिलसिला है और इन सब लोगों ने अल्लाह वालों की जूतियां उठाई हैं जब उनको ऐसी ताकत मिली तो आप हजरात को ये बातें समझ में आ रही है ना इंजीनियरिंग कितने मुश्किल मुश्किल फार्मूले समझ में आ रहे हैं ये क्यों नहीं समझ में आएंगे अब आप हजरात को कुछ नाज शरीफ भी सुना देता हूँ और कुछ मजे मजे के अशआर सुनाता हूँ 25 या 24 सहाबे कराम शायर थे मगर उसमें शेर सुनने में याद रखें म्यूजिक नहीं कवाली सुनना हराम है कवाली जो लोग सुनते हैं नशे में धुत दाढ़ी शेव करवा के जो लोग नात पढ़ रहे हैं वो क्या नात शरीफ पढ़ रहे हैं उनकी नात में क्या असर होगा हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तो नाफरमानी कर रहे हैं दीजिएगा مولايا صل وسلم دائما ابدا على حبيبك خير خلق كلهم یہ صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ قیام مدینہ یہ صبح مدینہ یہ شام مدینہ مبارک تجھے یہ قیام مدینہ ماشاءاللہ سبحان اللہ کہہ سکتے ہیں ریکارڈ بھی کر سکتے ہیں تصویریں نہ بنائیے گا سارا نور ضائع ہو جائے گا تصویریں بنانے سے اللہ کی رحمت کے فرشتے اس گھر میں نہیں آتے جہاں تصویریں ہوتی ہیں حضور صلی اللہ علیہ وسلم کا فرمان ہے مشکان شریف کی حدیث جہاں کتے ہوتے ہیں جہاں تصویریں ہوتی ہیں وہ اللہ کی رحمت کے فرشتے نہیں آتے کچھ کہنا چاہ رہے ہیں آپ परेशान ना हो, आराम से बैठें। और ये याद रखिए, जो लोग बयान रखवाते हैं वो ये मत सोचें कि कैसा असर हो रहा है। बयान में असर होता है, कुरान और हदीस की बातों में असर होता है। ये भी मत सोचें कि क्या लोग सोच रहे होंगे। हम अल्लाह के लिए बयान करते हैं। आप किसी से पूछ रहे हैं, शुरू में हम पैसे लेके बयान नहीं करते कि 10,000 रुपए दोगे तो हम नाथ पढ़ेंगे, 10,000 रुपए दोगे। हम लोग कराची से आए, अपने खर्चे पे आए, अपने पैसों से हम खाना खाते हैं, अपनी गाड़ी पे, अपने खर्चे पे हम लोग आए अल्हम्दुलिल्लाह। ये खड़े हो जाए अगर आप, ये अमरीका छोड़कर आ गए, जिसके पीछे हम अमरीका छोड़ के आ गए, माशाल्लाह बुजुर्ग हैं, इस फकीर से ताल्लुक है, बैठ जाए माशाल्लाह। हर मौलाना हकीम अख्तर साहब रहमतुल्लाह से बैठ थे, फिर मेरे शेख सानी हजरत सैयद शेख जमील मीर साहब रहमतुल्लाह से बैठ हुए, अब इस फकीर से बैठ हो गए और अमरीका छोड़कर आ गए। अमरीका की रंगीनियां, वहां की लड़कियां, वहां की रंगीनियां, और हम पागल हो रहे हैं अमरीका अमरीका अमरीका। अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम असल है, अमरीका असल है, यहूदी है या हमारे नमूना हुजूर सल्लल्लाहु अलैहि वसल्लम है। लकद काना लकुम फी रसूलिल्लाहि उस्वतुन हसना। और मैं मिंबर पे बैठ के कोई आम मुसलमान भी झूठ नहीं बोल सकता, कोई शेख झूठ बोल सकता है? मैं आपसे झूठ बोल रहा हूँ, अमरीका छोड़कर आए। और मैं खुद सऊदी अरब से आ गया, सऊदी अरब में जॉब थी, मैं छोड़कर आ गया जद्दा में। हमें सऊदी अरब जाना है, रियाल जा सकते हैं, मगर क्यों? क्योंकि यहाँ पे दीन देखें, बात कर रहा हूँ, सऊदी अरब में पाबंदियां हैं। मेरे वालिद साहब जद्दा में होते हैं, वालदेन जद्दा में होते हैं, बड़ी नेमत है वहाँ, मक्का शरीफ है, रोजा मुबारक है, ठीक है। मैं उसके बाद क्या हो रहा है, लस्सियां पी पी के और हरम शरीफ में तवाफ भी कर रहे हैं और घरों में टेलीविजन भी लगा हुआ है, जॉब भी कर रहे हैं और जॉब के साथ साथ तवाफ क्या हुआ? आप लोग थोड़ा आगे आ जाएं। अल्हम्दुलिल्लाह आप लोग सब मुझसे मोहतरम है, क्योंकि एक बात सुनाता हूँ, मैं सच बता रहा हूँ, मेरी दाढ़ी है मगर ये पता नहीं कबूल है कि नहीं, बयान का कुछ पता नहीं, हमारी भी पकड़ हो सकती है। ऐसी नहीं है कि मैं कोई जन्नती नहीं हूँ, जन्नत का कौन है, कौन जन्नती अल्लाह को मालूम है, सिर्फ सहाबा इकराम के लिए सर्टिफिकेट आया है। कितना ही हम लोग आमाल चिल्ले लगा लें, बयान कर लें, अल्लाह की अजमत का हक अदा नहीं हो सकता। क्योंकि एक जिस्म बेचने वाली औरत ने, हदीस शरीफ में आता है, कुत्ते को पानी पिला दिया, अल्लाह ताला उसकी बख्शिश कर दी और उसको अल्लाह को ये अदा पसंद आ गई। किसी का क्या प्यार अच्छी अखलाक होते हैं, किसी क्या सीरत अच्छी होती है, मगर एक बात बताओ, ठीक है हम सब जन्नत में जाएंगे इंशाअल्लाह ताला, मगर जो सुकून मिलता है ना गुनाह से बचने से, वो नहीं मिलेगा। जो लड़कियों के चक्करों में पड़ेगा, फेसबुक के अकाउंट के चक्करों में, यूट्यूब की मूवियां देखेगा ना, उसको सुकून नहीं मिलेगा भाई। गुनाह से परेशानी आती कि नहीं आती? दिल बेचैन। और जो लोग बिल्कुल ही हाई लेवल का गुनाह कर लेते हैं, एकदम दिल बेचैन और परेशान हो जाता है। अम्मी अब्बू ने इतनी, तुझे पहले बचपन ने बरसों खिलाया, जवानी ने फिर तुझको मजनू बनाया, बुढ़ापे ने आके फिर क्या क्या सताया, अजल तेरा कर देगी एक दिन सफाया, जगह जी लगाने की दुनिया नहीं है, ये इबरत की जा है, तमाशा नहीं है। जलजले आ रहे हैं, सारी डिग्रियां यहीं रह जाएंगी, सारी बिल्डिंगें गिर जाएंगी, जलजले आ रहे हैं हमारे गुनाहों की वजह से। जिस जमीन पे फरमाबरदारी होनी चाहिए, मुसलमान होके कलमा को होके जिना करेगा तो जलजले ही आएंगे, जमीन भी हिल जाएगी। चूटियां परेशान हो जाती है कि मुसलमान होके जिना कर रहे हैं, बदफेली कर रहे हैं। तो 6 लाख की बस्ती थी, उसको अल्लाह ताला ने फरिश्ते जिब्रील अलैहिस्सलाम के 500 परे, आप हजरात ने सुना होगा, पर के कोने से उठाया और जमीन को आसमान तक ले गए, पलट दिया, पटक दिया, हर एक पे पत्थर बरसाए और हर एक पे उस लड़के का नाम लिखा था, और इतना खबीस अमल है। आज जो लड़कों से गुनाह करेगा ना, तो क्या होगा, अल्लाह ताला उसके दिल को उलट देंगे, दिल और अकल को उलट देंगे और दिल पे पत्थर बरसाएंगे, अकल पे पत्थर बरसाएंगे, दिल को उलट देंगे ऐसे शख्स को। इसलिए मेरे शेख हमारे ऐसे लड़कों से मेरे शेख भी नहीं देखते थे अल्हम्दुलिल्लाह, लोग मजाक उड़ाते थे। मेरे शेख के जनाजे में 1 लाख लोग थे, यानी 9 साल से लेकर 18 साल के लड़के, जिनके हल्की हल्की दाढ़ी मूछ आती है ना, उनको मेरे क्लीन शेव वालों को नहीं, वो तो बड़ी उम्र के हो गए, 23 साल 25 साल 30 साल, मां जो कुदरती, जिनके दाढ़ी मूछ नहीं, जिनके चेहरे पे कशिश होती है, मेरे शेख उनसे टांगे नहीं दबाते थे, उनसे काम नहीं करवाते थे, उनको दाएं बाएं बिठाते, उनको देखते भी नहीं थे। लोग बड़ा मजाक उड़ाया, मगर माशाल्लाह अल्लाह ताला उनकी खुशबू उड़ाई, क्योंकि लड़कों से भी पर्दा होता है, क्योंकि ऐसे लड़कों दिल मैला हो रहा है तो फिर क्यों देख रहे हैं हम लोग? ये कंधों पे हाथ डालना, उसी लड़के को जूस पिलाना, गन्ने का रूस और ब्रोस की दुकान पे लेके जाना, रात में एक ही कंबल में सोना, मतलब क्या है इन सब का? मतलब गंदा मुकाम में आंखों का जिना करने का। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं, जिना आईनी है नजर, ये आंखों का जिना है नजरबाजी। और देखिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं ये बात, जिना का लफ्ज इसलिए फरमाया पहले ताकि उम्मत खबरदार हो जाए कि देखो भाई बदनजरी करोगे तो जिना तक पहुंचा देगा। और पहले आखिरी मकाम को पहले बयान फरमाया, जिना, जिनल आइन, आइन कहते हैं आंखों को, अन नजर, जिना को मुकदम फरमाया कि उम्मत खबरदार हो जाए, खबरदार बदनजरी करोगे तो जिना तक पहुंचाएगी। ये नहीं बोलना चाहिए अरे हमें दिल साफ है नजर पाक इतनी लड़कियों के हॉस्टल से मैं गुजरता हूं मुझे कुछ होता ही नहीं है मेरी बहनें हैं वाह भाई वाह बहनों से शादी भी होती है कोई हैं बहन बना के रखा हुआ है और खूब मजे भी ले रहे हो नहीं फिर बोलते मुझे ऐसी गर्लफ्रेंड से 10-10 गर्लफ्रेंड बनाई हुई मोबाइल की गर्लफ्रेंड अलग है यूनिवर्सिटी की अलग है टीचर को भी गर्लफ्रेंड बना लिया और टीचर ने यूनिवर्सिटी की लड़की को गर्लफ्रेंड बनाया हुआ हंस रहे हैं हंस सकते हैं दीन में हंसना बुरा नहीं है मुफ्ती आशिक इलाही साहब फरमाते थे इज़ा हसैता फकत फसैता जो हंस गया समझो फंस गया एक हजरत वाला हमें लतीफा भी सुनाते थे लतीफा वो ये था कि लड़का लड़की में इश्क हो गया तो वो अब वो लड़के ने लड़की को घर पे बुला लिया अब वॉशरूम तो आएगा कि नहीं आएगा लड़के को वॉशरूम आ गया वॉशरूम में ही लड़की ने देखा मैं देखूं तो सही मेरे बॉयफ्रेंड ने मेरा नाम क्या रखा हुआ है तो जैसे ही उसने मिस कॉल देते ना आजकल तो आजकल लड़कियों ने लड़कों के नाक में दम किया है पहले तो लड़के लड़कियों को फंसाते थे आजकल लड़कियां लड़कों को फंसा रही हैं उल्टा जमाना और दाढ़ी वालों को ज्यादा कर रही हैं ये फुल ऑफ हजरत वाला फरमाते हैं इसलिए कर दिए कि वो तो दूसरे लोग तो आउट ऑफ स्टॉक होते हैं दाढ़ी वाले फुल ऑफ स्टॉक होते हैं इसलिए उन पे हमला करती हैं ये हजरत वाला ने बात बताई थी और हजरत वाला ने नफ्स का हंस सकते हैं भाई जो लोग हंस नहीं रहे हंस देना चाहिए हंसने वाली बात पे तो हंसी आनी चाहिए हम लोग क्या बिल्कुल ही ऐसे रहने हुजूर सल्लल्लाहु अलैहि वसल्लम मुस्कुराता हुआ चेहरा था एक दफा सहाबा किराम इतना हंसे कि लॉट पॉट हो गए मगर उनके दिलों में ईमान पहाड़ों जैसा था एक बुढ़िया आई है रसूलुल्लाह मैं जन्नत में जाऊंगी नहीं तू नहीं जाएगी रोने लगी हुजूर सल्लल्लाहु अलैहि वसल्लम अरे तू जाएगी मगर जवान होके जाएगी तो इसलिए तो उसने मिस कॉल मारी अपने बॉयफ्रेंड को तो देखा मैं देखूं तो सही कि जो है क्या नाम लिखा हुआ है उसमें लिखा हुआ था क्या लिखा हुआ था गधा नंबर 10 यानी बॉय गधा नंबर 10 दसवां गधा था वो यही होता है जो जिस लड़के के पीछे पड़े उसको भी पता है कि उल्लू बना रहा है मुझे कुछ मिलेगा भी नहीं मुझे ऐसी अगर बताएं उस बेपर्दा औरत से कोई शादी करेगा सुकून मिल सकता है बच्चे को क्या बनाएगी फिर वो टीवी भी देखेगी गाने भी सुनेगी और बताइए जो आपके आपसे फंस सकती है दूसरों से नहीं फंस सकती और आपको फंसाने की जरूरत ही क्या है अच्छा शादी हो गई फिर अब आपके भाई से पर्दा नहीं करेगी हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं क्या बताऊं बस शरीयत पे चलने में सुकून है और कहीं सुकून नहीं है दोस्तों सच बता रहा हूं आपको अगर सुन्नत के खिलाफ चलेंगे सुकून मिलने वाला ही नहीं है कितनी अच्छी पोस्टों पे मिनिस्टर बन जाएं आप कुछ भी बन जाएं और मेरे शेख फरमाते हैं जो लोग दुनियादार इधर उधर पोस्टें हैं उनके पीछे तो पागलों की तरह जूस बना के भागे जा रहे हैं और हुजूर सल्लल्लाहु अलैहि वसल्लम के दीवाने बनना समझ में नहीं आता लोग मजाक उड़ाएंगे उड़ाने दें दाढ़ी रखने से लोग मजाक तो उड़ाएंगे कि तुम मुल्ला हो गए तुम कहां जाने लगे हो अरे भाई दाढ़ी रखना जरूरी है चाहे कोई भी किसी भी शोबे से ताल्लुक रखता हो एक मुट्ठी होनी चाहिए क्योंकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के चेहरे पे सजती थी हिम्मत करके रख लेनी चाहिए अगर कोई जैसे ही जाने लगे उठ के जाने लगे तो बदगुमानी नहीं करनी चाहिए हो सकता है खाना हो अब्बू का फोन आ गया हो वॉशरूम आ गया हो इससे किसी मुसलमान से बदगुमान नहीं होना चाहिए कि इनको शायद बयान अच्छा नहीं लग रहा हर मुसलमान से अच्छा गुमान रखना चाहिए कोई बात चल रही थी रह गई याद है किसी को अशआर सुना था अच्छा हवाओ हिर्स वाला दिल बदल दे मेरा गफलत में डूबा दिल बदल दे गुनाहगारी में कब तक उम्र काटूं बदल दे दिल का रास्ता दिल बदल दे तेरा हो जाऊं इतनी आरजू है बस इतनी है तमन्ना दिल बदल दे अल्लाह ताला हम सबका दिल बदल दे अपनी रहमत से अभी जोश तो चढ़ा नेकी का जज्बा ही पैदा हो रहा है मगर मैं चले आऊंगा तो वही जिंदगी गुजरेगी उसका तरीका भी शेख ने हमारे बताया कि जिक्र का एहतमाम कर लें रोजाना 100 दफा ला इलाहा इल्लल्लाह का जिक्र कर लें जिक्र करेंगे दिल में नूर आएगा तौबा की तौफीक होगी अगर गुनाह होने के बाद मायूस नहीं होना चाहिए इंसान है नफ्स से मुकाबला करे शैतान से मुकाबला कैसे करेगा कि उसकी ख्वाहिशात पर अमल ना करे शैतान क्या करता है वसवसा डाल के चले जाता है यार बहुत दिन हो गए अब तू गंदी फिल्म देख ही ले कब तक इस तरह बोरिंग लाइफ गुजारेगा शैतान वसवसा डालता है तो क्या बोलेंगे आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम और फौरन जो है वजू करके अल्लाह से वजू ना भी करें सजदे में जमीन पे गिर जाए अल्लाह मुझे गुनाह से बचा ले शैतान सता रहा है मुझे इतना तो कर सकते हैं इंशाल्लाह बच जाएंगे और ला इलाहा इल्लल्लाह की 100 दफा तस्बीह पढ़ लें हदीस में आता है ला इलाहा इल्लल्लाह लैसा लहा हिजाबुन दून अल्लाह हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि ला الہ الا اللہ میں اور اللہ میں کوئی پردہ نہیں ہے یہ ڈائریکٹ عائشہ اعظم کو چیرتے ہوئے اللہ تک پہنچتی ہے اور جب انسان کلمہ پڑھتا ہے تو گویا اس کی اللہ سے ملاقات ہو رہی ہے یہ حضور صلی اللہ علیہ وسلم فرما رہے ہیں اور 100 دفعہ جو لا الہ الا اللہ پڑھے گا قیامت کے اللہ تعالیٰ اس کا چہرہ 14 رات میں جیسے چاند چمکتا ہے ویسے چمکا دیں گے اس کا چہرہ 100 دفعہ پڑھ لیں مولانا رومی فرماتے ہیں جب میں نار شہوت چھ کشت نور خدا شہوت کی آگ کو اللہ کا نور بجھا دے گا شہوت کے تقاضے اللہ نے رکھے ہیں یہ قرآن شریف کی آیت بھی رہ گئی یہ اس لیے رکھے ہیں تاکہ اس سے بریانی پکا لو گناہوں سے تقاضے آئیں گے دل چاہے گا زنا کا بدفعلی کا ہاتھوں سے جوانی برباد کرنا بھی گناہ ہے یاد رکھیے گا ہاتھوں سے جوانی جو برباد کرتا ہے قیامت کے ایسے لوگوں کے ہاتھوں سے حمل گر رہا ہوگا حضور صلی اللہ علیہ وسلم کے سامنے سارے صحابہ کے سامنے یہ شخص رسوا ہو رہا ہوگا کہ میں نے اس صحابہ کرام نے تلواریں چلائیں جہاد پہ کافروں کے خلاف لڑے اور یہ شخص جو ہے باتھ روم میں جا کر کہیں بھی چھپ کے ہاتھوں سے جوانی برباد کر رہے ہیں اس کے ہاتھوں سے گندا مواد قیامت کے نکل رہا ہوگا سارے انبیاء اور اولیاء اللہ کے سامنے رسوائی ہوگی جو کرتا ہے تو چھپ کے اہل جہاں سے میرے شیخ کا شعر ہے جو کرتا ہے تو چھپ کے اہل جہاں سے کوئی دیکھتا ہے تجھے آسمان سے اللہ تعالیٰ از واچنگ اس ایوری سیکنڈ آف دا لائف اللہ تعالیٰ ہم لوگوں کو دیکھ رہے ہیں تو 100 دفعہ لا الہ الا اللہ پڑھ لیں 10 دفعہ کے بعد محمد رسول اللہ صلی اللہ علیہ وسلم کہہ کے کلمے کو مکمل کر لیں تسبیح اپنے پاس رکھیں تسبیح جو ہے اللہ کی یاد دلا دیتی ہے شیخ عبد القائد جیلانی بڑے پیر صاحب تھے ان کے پاس بھی تسبیح ہوتی ہے فرماتے ہیں تسبیح شیطان کا کوڑا ہے جیسی تسبیح ہاتھ میں رکھو گے تو اللہ کی یاد آ جائے گی اس طرح فجر کے بعد یا کسی وقت بھی مغرب کے بعد وقت مل گیا صرف 10 منٹ لگیں گے 100 دفعہ لا الہ الا اللہ کا آلتی پالتی مار کے بیٹھ جائیں اور اللہ کا ذکر کر لیں ذکر کرنے والا ایسا ہے جیسے اللہ کے دروازہ کھٹکھٹا رہا ہے اے اللہ میں آپ کا ذکر کر رہا ہوں آپ کب دروازہ کھولیں گے کب اپنی محبت عطا فرمائیں گے آلتی پالتی مار کے بیٹھ جائیں اور اس طرح ہلکا سا اس طرح لا الہ الا اللہ ذکر کر لیں لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ تعالی علیہ وسلم ایمان بھی چارج ہو جائے گا حدیث میں آتا ہے اپنے ایمان کو چارج کر لیا کرو تجدید کر لیا کرو لا الہ الا اللہ کے ذریعے تو پھر شرم بھی آئے گی میں لا الہ الا اللہ کا ذکر کر رہا ہوں دل میں نور آئے گا پھر دل ہی نہیں چاہے گا گناہ کرنے کا ایک وقت ایسا بھی آتا ہے اور 100 دفعہ اللہ اللہ کا ذکر کر لیں فضائل ذکر میں شیخ الحدیث نے آپ فضائل اعمال دیکھ لیں بہت سارے ذکر کے فضائل لکھے ہیں اس میں یہ بھی لکھا ہے کچھ اللہ والے ایسے ہوتے ہیں ان کو اللہ کے نام میں اتنا مزہ آتا ہے کہ ان کا منہ بھی میٹھا ہو گیا ایسا ان کو مزہ آیا سبحان اللہ کہہ دیں اچھا ہمیں بھی یہ مزہ مل سکتا ہے یقین جانیے ہم سب کو یہ مزہ مل سکتا ہے جو اولیاء اللہ کو ملا نا ہمیں بھی مل سکتا ہے صرف ایک کام کرنا ہے پہلے زمانے کے بزرگان نے بہت بڑے بڑے لمبے وظیفے بتاتے تھے نا اب میرے شیخ اولیاء اللہ کے سردار تھے کوئی دنیا کے اولیاء اللہ ان پہ اعتماد رکھتے تھے وہ فرماتے تھے اس زمانے میں صرف ایک کام کر لو بہت بڑے ولی بن جاؤ گے ہم سب کسی بھی فیلڈ میں رہتے ہوئے نظر بچا لیں کیونکہ نظر بچانے سے دل ٹوٹتا ہے دل میں اللہ آ جاتا ہے جس کو اللہ مل گیا اس کو سب کچھ مل گیا حدیث میں آتا ہے میں ٹوٹے ہوئے دل میں رہتا ہوں اللہ تعالیٰ فرماتے ہیں انا عندن منکسرتی میں قلوب ہوں میں ٹوٹے ہوئے دل میں رہتا ہوں تو جب نظر بچائیں گے دل ٹوٹے گا ٹوٹے ہوئے دل میں اللہ تعالیٰ آ جائیں گے اب دیکھیے میرے شیخ بہت عاشقانہ ذکر کرتے تھے بہت سے لوگ بولے آپ نے شیخ کا ذکر کر رہے ہیں کیونکہ میرے شیخ عالم تھے اور نائب رسول تھے ان کے بہت احسانات ہیں اگر میرے شیخ کی مجھے صحبت نہیں ملتی تو میں آپ لوگوں کو یہ باتیں سناتا کیا کہ میرا یہ حلیہ ہوتا کیا تو بتائیے دنیا کا کوئی احسان کر دے تو اس کا کتنا آپ شکر مند ہوتے ہیں تو اگر آخرت کا کوئی احسان کرے جس کی صحبت سے زندگی بدل جائے اس کا کیوں نہ ہم بار بار نام لیں اور پوری دنیا کے علماء ان کو تسلیم کرتے ہیں بہرحال تو 100 دفعہ اللہ اللہ کا ذکر کر لیں دیکھیے اس میں بہت مزہ آئے گا پہلے اللہ پہ جل جلالہ کہنا واجب ہے اللہ اس طرح کہیں گے اس طرح اللہ بولیے اللہ کھینچ کے کہیں گے اور یہ سوچ کیونکہ جب گناہ سے بچتے ہیں نا غصہ آئے غصے کو پی گئے شہوت کا خیال آیا اس کو دبا لیا تو نکلتا ہے آہ نکلتی ہے اللہ نے اپنے نام کے اندر آہ چھپائی ہوئی ہے کہ اس بندے کو دل چاہ رہا ہے گناہ کرنے کا مگر یہ نہیں کر رہا اللہ نے اس میں اپنے نام کے اندر آہ چھپائی ہوئی ہے اس طرح 100 دفعہ اللہ اللہ کا ذکر کر رہے ہیں مولانا رومی فرماتے ہیں جب میں اللہ کا نام لیتا ہوں تو میرا بال بال شہد کا دریا ہو جاتا ہے اور فرمایا یہ سوچو عرش اعظم سے لے کر زمین تک شربت روح افزا بھر گیا ہے اور مجھے بہت مزہ آ رہا ہے بخیر رانگ لے بہت مجھے اللہ کا وڈو سٹھو آئے اللہ اللہ کیڑو سٹھو نالو آئے عاشقو جا مینا آئی جام آئے اللہ جل جلالہ اللہ Allah, Allah, Allah, Allah, Allah, Allah, Allah. और ये सोच ले, जबान से अल्लाह निकल रहा है, दिल में भी एक जबान है उससे भी अल्लाह, मेरे बाल बाल से अल्लाह निकल रहा है, इस मस्जिद की दरवाजे दीवार से, पूरे आसमान और जमीन सब मेरे साथ मिलके अल्लाह अल्लाह कर रहे हैं, तो बड़ा मजा आएगा. अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह अल्लाह. जब कोई गुनहगार, शराबी और जानी, ये कोई शख्स भी, मुझ जैसा कमीना शख्स भी तौबा करता है, फौरन उसी वक्त अल्लाह की रहमत उसको पूरे प्यार देती है, अल्लाह प्यार कर लेती है. अल्लाह जैसे कोई तौबा कर लेता है ना, अल्लाह ताला की रहमत उसको ढांप लेती है, इसके आंसू निकल आए कि हाय मैंने अल्लाह को नाराज कर दिया. अल्लाह ताला को ये गुनहगारों के आंसू बहुत पसंद है, शहीदों के खून के बराबर अल्लाह वजन करते हैं गुनहगारों के आंसू को. सुभान अल्लाह, शहीद एक जिहाद में अपनी गर्दन कटाता है ना, उसका जो खून निकला, अल्लाह ताला को गुनहगार को आंसू इतने पसंद है. रोना तो इंसान को आता ही है कि हाय मैंने गुनाह कर लिया. मेरे शेख का शेर है, किसी खाकी पे मत कर खाक अपनी, जिंदगानी को जवानी कर फिदा उस पर के जिसने दी जवानी को. हदीस शरीफ में आता है, सात लोगों को अर्श का साया मिलेगा, उसमें एक वो जवान भी होगा जिस जवान ने अल्लाह की इबादत में जिसकी जवानी परवान चढ़ी, उसने गुनाह से बचता रहा, उसको अल्लाह ताला अर्श का साया देंगे. और इसी तरह कोई लड़की गुनाह की तरफ बुलाए, कोई लड़का बदफेली की तरफ बुलाए, फेसबुक, यूट्यूब, इंटरनेट की गंदी गंदी साइट्स, और ये यूनिवर्सिटी की लड़कियां बुला रही हैं, और वो कहे मैं अल्लाह से डरता हूँ, नहीं देखता उनको, और उनसे बात भी नहीं करता, उनसे होमवर्क भी शेयर नहीं करता, तो क्या होगा कयामत की अल्लाह उसको भी अर्श का साया अता फरमाएंगे. सब नौजवान तो उस लड़की के पीछे, मिस यूनिवर्सिटी है ना वो मिस यूनिवर्सिटी के पीछे घूम रहे हैं, और ये नौजवान बच रहा है, तो अल्लाह ताला इस पे प्यार नहीं अता फरमाएंगे. ये सब लोग तो ये गुनाह से कर रहे हैं और ये शख्स बच रहा है, अल्लाह ताला इसको प्यार अता फरमाए. और हम सब ये कर सकते हैं, कोई ये ना बोले मेरे अंदर ताकत नहीं है, अल्लाह ताला ताकत हम सबको दी है. जब निगाह उड़ सकती है तो झुक भी तो सकती है, अपोजिट थिंग्स आर पॉसिबल. जब निगाह उठ रही है तो झुक भी तो सकती है. अल्लाह ताला ने पूरा, इसलिए अल्लाह ताला देखिए ऑटोमेटिक पर्दा लगा दिया. जब आ गए वो सामने, मेरे शेख का शेर है, गौर से सुनिए, ये सोने वाला बयान नहीं कि सब सोते रहे, ये बहुत कीमती बात हो, आप देख लीजिए कितना कीमती मजमून है कि नहीं. इसको बयान करने के लिए मुझे बहुत सी बातें भी सुननी पड़ती है, मैं सब सुन लेता हूँ, क्योंकि अब क्या करें, बयान करना भी जरूरी है. मैं चाहता हूँ मैं भी अल्लाह, क्योंकि मजा मिल जाए ना हमें. अगर हम अल्लाह वाले नहीं बने तो अल्लाह ना करे जहन्नम में जलना पड़ेगा और हुजूर सल्लल्लाहु अलैहि वसल्लम को तकलीफ होगी. इसीलिए गुनाह छोड़ दें कि काली कमली वाले को तकलीफ पहुंच रही है, उनको तकलीफ पहुंचाने वाला कोई कैसा मुसलमान होगा. क्योंकि उम्मत के अमाल जुम्मे के दिन पेश होते हैं काली कमली वाले के पास, कमाल के अमाल पेश होते हैं कि ये तो आंखों का जिना करता है, कितनी तकलीफ होगी. एक बहुत बड़े अल्लाह वाले थे, वो फरमाते थे, हाउ सेंसिटिव इज द हार्ट ऑफ नबी अलैहिस्सलाम, हुजूर सल्लल्लाहु अलैहि वसल्लम का दिल कितना हसास है, उनको हम तकलीफ पहुंचा रहे हैं अपने अमाल से, दाढ़ी को शेव करवा के गटर लाइन में मिला रहे हैं, और बड़े खुश होते हैं, यार मैं चिकना लग रहा हूँ. चिकने लग रहे हो, अल्लाह को नाराज करके खुश हो रहे हो, हैं दाढ़ी क्यों शेव करवा रहे हो, हुजूर सल्लल्लाहु अलैहि वसल्लम के चेहरे पे सजती थी, आप उसको गटर लाइन में मिला रहे हैं. डेनमार्क के वो और यहूदियों की प्रोडक्ट्स का तो बायकॉट कर रहे हो, दाढ़ी का करो ना, दाढ़ी शेव कराने का बायकॉट करें, दाढ़ी रख के दिखाएं. ये है असली मुजाहिद, ये है जो नफ्स से जिहाद करने वाला जिहाद अकबर है. अब दिल चाह रहा है दाढ़ी को देखिए, और अपने आप को अच्छा भी समझते हैं, दाढ़ी शेव करा के कोई अच्छा ही लगता, उस पर लानत बरस रही होती है. हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, दाढ़ी बढ़ाओ मूछे कतरवाओ. ये देखिए मैं अल्हम्दुलिल्लाह पूरे होश में बात बता रहा हूँ. लड़कियों की शक्लें, लड़कियों की दाढ़ी निकलती है, औरतों की नहीं निकलती ना, मर्दों की निकलती है, हम उसको क्लीन शेव करवा के. ये उर्बे कयामत में ऐसा होगा कि मर्द हजरात औरतों की रिजेम्बलेंस इख्तियार करेंगे. दाढ़ी को शेव करवाना औरतों से तो शक्ल मिलाना है अपनी, अल्लाह ताला ने मर्द बनाया, औरत बनने की कोशिश कर रहे हैं. हिम्मत करके रख लीजिए, लोग मजाक उड़ाएंगे, मजाक तो उड़ेगा, दीन पे चले या ना चले मजाक उड़ेगा, मेरा भी मजाक उड़ाया गया, और ये कैसा तुम दीन लेकर आओ, इतना सख्ती नहीं है, ये बोलते हैं इतना सख्ती नहीं है मौलवी साहब, ज्यादा डंडे लेके मत दौड़ाए, तो इतनी नरमी भी नहीं है. मुजाहिदा है दीन के अंदर, वल्लज़ीन जाहदू फीना लनहदियन्नहुम सुबुलना, पढ़ना तो आसान है कि अल्लाह के रस्ते में जो मुजाहिदा करते हैं. देखिए आप लोग इंजीनियर बन रहे हैं, मैंने भी इंजीनियरिंग डिग्री, बहुत हमारे साथ आलिम भी आए माशाल्लाह, उलमा-ए-किराम भी आलिम है, मौलाना जाहिद मेरे खलीफा भी हैं, हैदराबाद में बयान भी करते हैं, तो मैं अर्ज कर रहा था कि इंजीनियरिंग बनने के लिए मेहनत की ना हमने, 12th क्लास तक पढ़ा, फिर इतनी मुश्किलों से एडमिशन मिला, फिर यूनिवर्सिटी में दाखिला हुआ, तो मेहनत कर रहे हैं, तो आखिरत के लिए मेहनत करनी है। पहली मेहनत यही है कि नमाजों को कायम करें, फजर की नमाज में सोते मत पड़े रहें, अलार्म लगा के सोएं, अलार्म को दूर रखें और हिम्मत करके नमाज पढ़ने आए, दिल चाहे या ना चाहे, सुस्ती मत दिखाएं। क्लास पे 8:30 बजे पहुंचना है, वो तो पहुंच जाते हैं हम लोग, और अल्लाह के यहाँ 6:05 पे नमाज हो रही है, उसमें क्यों नहीं पहुंचते? नमाज पढ़े फिर बड़े जाके सो जाएं, इसमें गुंजाइश है। अगर बहुत नींद आ रही है सो सकते हैं, वरना इशराक के बाद सोना चाहिए जब सूरज निकल जाए, वरना सो सकते हैं। वरना अगर जो फजर की नमाज छोड़ देगा तो शैतान मुंह में पेशाब कर देता है। अब जब शैतान पेशाब करेगा आपका कोई असाइनमेंट सही थोड़ी होगा, हो भी जाएगा तो उसमें बरकत थोड़ी होगी। जब शैतान ने ही मुंह में पेशाब कर दिया तो वो किसका गुलाम बनेगा बताइए? तो इसलिए पांचों की नमाज मर्दों को जमात से मस्जिद में पढ़नी चाहिए। एक माशाल्लाह एक नौजवान मेरे शेख से बैत हो गया, हजरत शाह, मेरे शेख की वेबसाइट भी है, रोजाना इंग्लिश में, रोजाना जो है उस पे ईशा के बाद बयान आता है, वो आप हजरत सुन सकते हैं। इतने लोगों ने माशाल्लाह तौबा कर ली। तो एक मेरे शेख के पास एक नौजवान यूनिवर्सिटी में पढ़ता था, इम्तिहान का वक्त था, मगर नमाज असर का वक्त आ गया तो उसके टीचर ने मना कर दिया, आपको नमाज पढ़ने नहीं दिया जाएगा, आप इम्तिहान में नहीं उठ सकते। और वो टीचर की बात इसमें थोड़ी मानी जाएगी, नमाज का वक्त हो गया और इम्तिहान दे रहे हैं। तो उठा, टीचर की बात नहीं मानी उसने, माननी सर मैं तो नमाज पढ़ूंगा, बस थोड़ी देर लगेगी, सिर्फ फर्ज पढ़ के आ जाऊंगा, असर में तो सिर्फ 4 फर्ज ही होते हैं, फर्ज पढ़ के आ जाऊंगा। तो सर ने इजाजत नहीं दी, मगर वो उठ के चला गया, क्योंकि इसमें इस साथ की नहीं मानी जाएगी, अल्लाह का हुक्म कीमती है और साथ की बात कीमती है, चला गया। तो फिर जो है 20 लड़के और उठ के चले गए उसको देख के, जमात से नमाज पढ़ी वापस आया तो अल्लाह ने सर का दिल ही बदल दिया, फरमाया जो 20 लड़के गए थे ना मैं उनको 20 मिनट और एक्स्ट्रा दूंगा कि तुम लोग नमाज पढ़ के आए हो। इंसान इरादा तो करे, जमात की नमाज छोड़ देंगे हम लोग क्या? मीटिंग की वजह से जमात की नमाज छोड़ देंगे? क्लास की वजह से जमात की नमाज छोड़ देंगे क्या हम लोग? मशवरा भी कर लें और अमल भी करें, क्योंकि अल्लाह का हुक्म है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम इस दुनिया से पर्दा फरमा रहे हैं, फरमाया नमाज का ख्याल रखना, तो कितनी अहम चीज हो गई। मूवी तो नहीं बन रही भाई, मैं बार बार इसलिए पूछ रहा हूँ ताकि हमारे दिलों में बात उतर जाए, रच जाए, बस जाए कि तस्वीरें खिंचवाना हराम है। देखिए अगर मैं बच गया तो हमारी औलाद नहीं बच पाएगी, फिर हमारी बहनें, हमारी माँ बहन बेटियां तस्वीरें आएंगी फेसबुक पे डाल दी, कितने लोग ब्लैकमेल हो रहे हैं इस वक्त, अपनी बेगम की तस्वीर डाल दी वो यूट्यूब पे और फेसबुक पे, और दूसरे अमेरिका वाले लोग देख रहे हैं, पूरे खानदान देख रहे हैं, और दुनिया के गंदे गंदे लोग देख रहे हैं, उसको ब्लैकमेल करके फेस काट काट के गंदी लगा के इधर उधर भेज रहे हैं, अपनी बहन को, अपनी बेटी को, अपनी माँ की तस्वीरों को इस तरह। हम लोग औरतें तो पहले बेहया होती थी, अब बेहयाई बढ़ती चली आ रही है, ये सब बातें हो रही है कि नहीं हो रही? तलाक के केस भरे हुए हैं दारुल इफ्ता में मुफ्ती आने कराम के पास, उसकी वजह बदनजरी ही है, ये फेसबुक के अकाउंट, ये यूट्यूब की तस्वीरें, इस वजह से। गुनाहगारी में कब तक उम्र काटूं, बदल दे दिल का रास्ता, दिल बदल दे। अब दूसरी कहां चले गए, सो गए क्या? बहरान कहां थे आप? अच्छा ये भी इंजीनियर हैं, मेरी बयान को पूरी दुनिया में सुनवा रहे हैं माशाल्लाह, सऊदी अरब में, अमेरिका में कुछ लोग सुन रहे हैं, पाकिस्तान में। मगर ये वेबसाइट उनके लिए होती है जो गुनाहों से बचते हैं, वरना मेरे शेख फरमाते हैं जो लोग, जैसे इंजीनियर को जरूरत पड़ सकती है ना वेबसाइट की, जरूरी काम करना है, हाँ तस्वीरें बंद करके, फ्लैश बंद करके, उस पर तरीका भी लिखा है कि तस्वीरें कैसे बंद हो जाती हैं, वरना क्या होगा, गूगल पे सर्च कर रहे हैं गंदी तस्वीर आ गई और ईमान सारा जाया हो गया, औरत को देखने से ईमान की अलावा छीन ली जाती है। अगर तस्वीरें बंद नहीं करेंगे, और ये तो हमारे इख्तियार में, तो फिर इंटरनेट पे बैठने की जरूरत भी नहीं है, इंटरनेट पे बैठेंगे गंदी तस्वीर आ गई, और इतनी ईमान हमारा मर चुका है कि बार बार देखे जा रहे हैं, बोले अरे कुछ नहीं होता, यानी अब तो हया ही मर चुकी, जब देखते रहते हैं हाँ भाई कुछ नहीं होता, इतनी बेहयाई हो गई है, गंदी गंदी तस्वीरें आ रही है, हाँ देखे जा रहे हैं, और एहसास भी नहीं रहा हम लोग। सच्ची तौबा करेंगे तो एहसास होगा, तौबा की बता देता हूँ, जज़ाकअल्लाह, तौबा का बता देता हूँ कि तौबा जो शख्स कर लेता है वो ऐसा है जैसा उसने गुनाह ही ना किया हो, सुभानअल्लाह, सच्चे दिल से तौबा कर ले। हदीस में आता है अत्ताइबु मिनज़्ज़म्बि कमल्ला ज़म्बलहु, तौबा करने वाला ऐसा है जैसे उसने कोई गुनाह ही ना किया हो। और तौबा 4 शर्तों से करनी है, यहां से कब निकलना है भाई? 10 मिनट में, ठीक है। हम एक और जगह हमारा बयान है, कहाँ बयान है अभी? ईशा में, नई कॉलोनी में, यूनिवर्सिटी में है ना, करीब एक मस्जिद में ईशा के बाद बयान है। हम लोग कराची से आए हैं, तो अगर कोई आना चाहे तो आ सकता है हमारे साथ, कोई मसला नहीं, कम से कम बयान तो सुन ले, थोड़ा नफ्स को चोट तो लगेगी। ऐसी बात है, मैंने भी कभी नहीं सुनी थी, क्यों मेरे शेख फरमाते थे मैंने हसीनों से बचने के मजमून में मैंने पीएचडी किया हुआ है। इसलिए पीएचडी थे हजरत वाला हमारे पूरी दुनिया में यही मज़मून फैला रहा है माशाल्लाह इतने नौजवान तौबा कर रहे हैं इतनी औरतों ने पर्दा कर लिया पर्दे से बयान सुन के इतने लोगों ने फिल्म एक्टर्स ने एक्ट्रेस एक थी इंडियन फिल्म में काम करने वाली है हजरत वाला की सीडी चली गई वो हजरत वाला से मिलने आई हजरत तो पर्दा करते औरतों को नहीं देखते मेरे शेख उन्होंने बताया हजरत मिलते नहीं औरतों से फिर वो हां ये है कि पर्दे से स्पीकर पे बयान आप सुन सकती हैं वो आने लगी माशाल्लाह उसने पर्दा शुरू कर दिया नकाब शुरू कर दिया सच्ची तौबा कर ली और माशाल्लाह नेक औरत बन गई उसकी और इन नेक मर्द से उसकी शादी भी हो गई देखिए इंसान अल्लाह ताला जिसको चाहे अपना वली बना सकते हैं फुज़ैल बिन अय्याज ढाका डालते थे अल्लाह ताला उनको अपना दोस्त बना लिया हजरत उमर रजी अल्लाह के बालों में आपको मालूम है ना वो नाऊज़ बिल्लाह कत्ल के इरादे से जा रहे थे हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला उनको अपना प्यारा बना लिया खलीफा दोम हो गए अल्लाह ताला उनको अपनी तरफ जज़्ब फरमा लिया अल्लाह ताला जिसको चाहे अपना प्यारा बना सकते हैं जिसको चाहे अल्लाह ताला बहुत बड़ा वली बना सकते हैं अल्लाह ताला सलाहियतों के मोहताज नहीं जिसको चाहे अपना दोस्त अल्लाह ताला बना सकते हैं तौबा की बता रहा था अब खत्म करता हूं इन्ना अल्लाह युहिब्बुत तवाबीन अल्लाह ताला तौबा करने वालों से सिर्फ माफ नहीं करते उसको मोहब्बत भी फरमाते हैं अल्लाह ताला और तौबा चार शर्तों के साथ है नंबर एक उस गुनाह से अलग हो जाए नंबर दो दिल में नदामत हो नंबर तीन पक्का इरादा करे गुनाह को नहीं करना इरादा कर ले अब जिना नहीं करना हाथों से जवानी बर्बाद नहीं करनी बदफेली नहीं करनी है गंदी तस्वीरें नहीं देखनी और गाने नहीं सुनने हैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं मैं गाने के आलात को तोड़ने के लिए भेजा गया हूं हम सब के मोबाइल में गाने लगे हुए हैं और गाना जिना का मंतर है गाने सुनेंगे जिना के ख्यालात आएंगे भले थोड़ी देर का गाना हो कॉमेडी मूवीज देखते हैं कॉमेडी मैसेजेस करते हैं गंदे गंदे हम लोग और वीडियो गेम खेल रहे होते हैं अपना वक्त पास करने के लिए ठीक है क्रिकेट खेलने ग्राउंड में सही है ना उससे किसी को तकलीफ ना हो नमाज के वक्त नमाज पढ़ लें मगर ऐसे गेम तो ना खेलें जिसमें तस्वीरें आ रही हैं और मूवियां बन रही हैं उसमें गाने चल रहे हैं अल्लाह की नाफरमानी आ रही है अब ये सब चीजें मुश्किल लगेंगी ना हमें मुश्किल लग रही है जाहिर सी बात मुझे भी मुश्किल लगती है इसलिए हुक्म है ए ईमान वालों अल्लाह से डरो सच्चों के साथ रह पड़ो इसके लिए थोड़ा वक्त जो है निकालना पड़ता है सच्चों के साथ रहने के लिए वरना उनके बयान सुनते रहें मेरे शेख की किताबें हम लोग लेकर आए उस पर उनका फोन नंबर भी लिखा हुआ है मेरे शेख का बहुत बड़े बुजुर्ग हैं उन्होंने अपने तरबियत याफ्ता बिठाए हैं उसके ऊपर आप फोन करके तरीका पूछ सकते हैं बदनजी से कैसे बचूं मैं जिना हो गया मैं कैसे इससे तौबा करूं मुझसे ये गुनाह छूट ही नहीं रहा है मैं उस लड़की के इसमें पागल हो गया हूं और वो बार बार मुझे मिस कॉलें मार रही है मैंने तौबा कर ली तो भाई उसका नाम अपनी सिम तोड़ के फेंक दे इश्क के मजाजी अजाब इलाही है उस लड़की से जिससे इश्क में कोई मुलविस है उससे कतई ताल्लुक कर ले बिल्कुल गालियां भी दे सकता है उसको क्योंकि वो अल्लाह की नाफरमानी में लेके जा रही है वो औरत हम लोग और अपना सिम तोड़ दे उसकी गली से आना जाना छोड़ दे उसके घर आना जाना छोड़ दे वरना बेचैनी और परेशानी रहेगी अजाब है इश्क के मजाजी लड़के लड़कियों का इश्क अजाब इलाही है जैसे जहन्नम का अजाब होगा ना वैसे ही जो शख्स लड़कियों का आशिक होता है लड़कों का आशिक होता है उसके दिल पे अजाब भरोसा होता है अल्लाह ताला का हाँ अगर तौबा कर ले अल्लाह ताला उसकी बुराइयों को नेकियों से बदल देते हैं और ऐसे लोग जो होते हैं ना जो लड़कियों की तरफ भाग रहे होते हैं लड़कों की तरफ तो ऐसे लोगों का मिजाज क्योंकि रोमांटिक होता है तो ये बहुत जल्दी अल्लाह तक पहुंचते हैं हजरत वाला का खास मजमून था क्योंकि उनके अंदर इश्क का मादा तो रखा है ना अल्लाह ताला ने वो चाहते हैं हम किसी से मोहब्बत करें तो भाई अल्लाह से मोहब्बत कर लें हुजूर सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत कर लें जो अल्लाह वाले उनसे मोहब्बत कर लीजिए वो इश्क का मादा अपना अल्लाह वालों की तरफ फेर दीजिए इतनी जल्दी तरक्की होगी कि बस मेरे शेख के पास हजारों नौजवान हजारों लाखों बल्कि कहे जाए वो भी कम है वो इन्हीं चक्करों में थे माशाल्लाह क्योंकि उनके अंदर इश्क का मादा था फिर अल्लाह वालों की सोहबत मिली भाई वो इश्क का मादा अल्लाह वालों में फिदा किया और अल्लाह वाले बन गए इतना सुकून की जिंदगी गुजार रहे हैं कि बस वरना बेचैनी परेशानी रहेगी इसमें खानदान में थोड़ा इख्तलाफात भी होते हैं कि तुम ये कैसा दीन लेकर आ गए उसके लिए मशवरा किया जाता है कि हम खानदान वालों से नफरत नहीं है मगर खानदान वालों के साथ गुनाह में शिरकत नहीं करनी है उसके लिए हिम्मत चाहिए हिम्मत मिलती है सच्चों की सोहबतों से बात वहीं आके खत्म होती है कि नेक सोहबत नेक बना देती है बुरी बुरी बना देती है तो चार शर्तें बता रहा था तौबा की उस गुनाह से अलग हो जाए दिल में नदामत हो पक्का इरादा करे गुनाह नहीं करना है और चौथी शर्त है स्विट्जरलैंड की वाटरप्रूफ घड़ी अगर वजू खाने से चुराई है तो उसको वापस करनी पड़ेगी अगर इंश्योरेंस करवाया इंश्योरेंस खत्म करवाया लाइफ इंश्योरेंस सही नहीं है और उसके बाद बैंक में मुलाजमत भी सही नहीं है बहुत से नौजवान फारिग होते हैं बैंक में मुलाजमत कर लेते हैं अल्लाह ताला का ऐलान जंग है बैंक की नौकरी वाले यार खाना भी नहीं खाना चाहिए और हम लोग बैंकों में नौकरियां कर रहे हैं वहां पर पैसे आ रहे हैं हराम पैसे आ रहे हैं उसको सुकून कैसे मिलेगा आप हजरात समझ रहे हैं इन बातों को ये बातें शायद कुछ लोगों के लिए बिल्कुल नहीं होंगी क्योंकि कभी सुनी नहीं मैंने भी नहीं सुनी ये बातें मगर ये बातें सच हैं یہ عمل والی باتیں ہیں مسلمانوں اٹھو بہر عمل تیار ہو جاؤ نہیں یہ وقت غفلت کا بس اب بیدار ہو جاؤ عمل کریں گے دیکھیے ہماری نمونہ حضور صلی اللہ علیہ وسلم ان کے طریقے کو چھوڑ کے کیسے سکون ملے گا بھائی اے میرے بھائیا اے میرے دوستوں بزرگوں سکون مل ہی نہیں سکتا اللہ کے علاوہ حضور صلی اللہ علیہ وسلم کے علاوہ کہاں سکون ملے گا ہم لوگوں کو اور ماشاءاللہ آپ سب لوگ ہمارے بھائی ہیں آپ مسلمان ہیں مسجد میں بیٹھے ہوئے ہیں اللہ تعالیٰ بہت سے لوگوں کے دلوں میں داڑھی ہوتی ہے ماشاءاللہ دل چاہتا ہے مگر بچائے رکھ نہیں پاتے ہمت کر کے اس کو چہرے پہ بھی لے آئیے ایک مسئلہ اور ہے ٹخنے چھپانا حرام ہے بخاری شریف میں آتا ہے دیکھیے ما اسفل من الکعبین من الازار فی النار اوپر سے جو لباس آ رہا ہے اس سے ٹخنا چھپے گا وہ جہنم کی آگ میں جلے گا یہ ٹخنا اینکلس کہلاتے ہیں یہ ٹخنے ہیں ڈیڈی کیا کہتے ہیں سندھی زبان میں اس کو ڈیڈی ایڈی تو اس کو ٹخنے نہیں چھپانے چاہیے پینٹ سے بھی نہیں شلوار سے بھی نہیں کرتے سے بھی نہیں اور احرام کی چادر امامے کسی سے ٹخنے نہیں چھپنے چاہیے مردوں کے لیے حکم ہے جب کھڑے ہوں چل رہے ہوں 24 گھنٹے مردوں کے ٹخنے کھلے رہنے چاہیے بیٹھے ہوں ٹخنے چھپ جائیں کوئی بات نہیں لیٹے ہوں ٹخنے چھپ جائیں کوئی بات نہیں مگر جب کھڑے ہوں چل رہے ہوں مردوں کے ٹخنے 24 گھنٹے کھلے رہنے چاہیے موزے سے چھپ جائے کوئی بات نہیں موزہ چاہے گردن تک سلوا لیں کیونکہ اس پر جہنم کی وعید آئی ہے بھائی پانی پلائیے گا اس میں جہنم کی وعید آئی ہے اس لیے حضور صلی اللہ علیہ وسلم یہ صرف نماز کا حکم نہیں ہے نماز میں پینٹ فولڈ کر لی شلوار اوپر کر لی 24 گھنٹے مردوں کے ٹخنے کھلے رہنے چاہیے ورنہ وہ حصہ جہنم کی آگ میں جلے گا اس لیے بخاری شریف میں آ رہی ہے یہ بات اس لیے اگر اپنے یونیورسٹی میں پڑھ بھی رہے تو اپنی پینٹ کو فولڈ کر کے رکھیں ٹخنوں سے اوپر اگر کوئی کہتا ہے پینٹ فولڈ کرنا مکروہ ہے تو ٹخنے چھپانا تو حرام ہے حرام سے بچا جائے گا اس لیے پینٹ فولڈ کر سکتے ہیں ورنہ پینٹیں کٹوا دیں کینچی سے خود ہی کاٹ لیں اور اس کو سلائی کروا لیں اور میچنگ کے موزے پہن لیں موزے سے برا بھی نہیں لگتا ہے حضور صلی اللہ علیہ وسلم کی آدھی پنڈلی تک رہتے تھے کم از کم ٹخنوں سے تو پر اپنے رکھیں ورنہ حضور انا للہ و انا الیہ راجعون جب لائٹ چلی جائے سننا تھے انا للہ و انا الیہ راجعون پڑھ لینا چاہیے وہاں کتنے بجے نماز ہے آپ کی وہاں 8:15 ہے اچھا اچھا بس ہم لوگ نکل رہے ہیں ختم کر رہے ہیں دیکھیے اب کتنا اچھا لگ رہا ہے ماشاء اللہ اللہ کے نام پر جمع ہے ماشاء اللہ اللہ تعالیٰ کا شکر ہے ہم اتنے کم از کم اس وقت میں تو گناہ سے بچے ہیں فلم نہیں دیکھ رہے ڈرامے نہیں دیکھ رہے کسی گندی چیز میں ملوث نہیں ہے اللہ تعالیٰ نے ہمیں نیک لوگوں کی مجلس سے بٹھایا آپ سب لوگ نیک ہیں ماشاء اللہ ہر کوئی دوسرے کو نیک سمجھے میں بھی آپ سب ماشاء اللہ نیک ہیں کتنے نیک لوگ بیٹھے ہیں ماشاء اللہ اپنے آپ کو کوئی نیک نہیں سمجھنا چاہیے اللہ والوں کی ایک لمحے کی صحبت 1,00,000 سال بے رہے بعد سے افضل ہے منہ پہ مت مارے لائٹ اور اس میں نیچے کر لیجیے شابش جزاک اللہ پھر اس میں ڈر لگتا ہے کہیں کیمرے والا بھی دیکھ لائٹ ہوتی ہے نا ماشاء اللہ یہ او آر ایس کا پانی ہے میں گلو کو وہ نمکیات کم ہو جاتے ہیں صبح سے بیان کر رہے ہیں میری تو حالت ہی خراب ہو جاتی ہے اور اس کے بعد اعتراض بھی سنتے رہو لوگوں کے ہنسنے آپ لوگ ہنس بھی بہت سے لوگ ہنستے ہیں بیان کے بعد میٹنگ یہ کرتے ہیں یہ والا بیان نہیں کہ جا کے اس پہ ڈسکشن کی کوئی ضرورت ہی نہیں ہے عمل کرنا ہے تو ٹھیک ہے ڈسکس کر لیں گے انہوں نے کیسا بیان کر دیا کہ کھلے کھلے باتیں کر رہے تھے وہی ہم لوگ جب کھلے کھلے گناہ کرتے ہیں اس سے کیوں نہیں شرم آتی بہت بڑے محدث فرماتے فإن حقیقۃ الحیا ان مولاک لا یراک حیث نہاک اصل شرم تو یہ تھی کہ ہم اللہ کی نافرمانی نہیں کرتے یہ کیا شرم ہے کہ ہم حق بات کہتے ہوئے کوئی شرم ہے کہ قرآن و حدیث کی بات بتائی گئی ہے اور اس زمانے کے لحاظ سے بتائی گئی ہے 2017 کا زمانہ چل رہا ہے نا اس کے حساب سے بتائی جا رہی ہے تاکہ ہمیں اور اتنی علمی باتیں بھی اس میں ہوئی مگر آسان اردو میں بتائی گئی تاکہ ہر کسی کی سمجھ میں آ جائے کہ اس گناہ سے ہم لوگ بچ جائیں ہمت کرنے اللہ تعالیٰ نے ماشاء اللہ طاقت دی ہے ہر کسی کے اندر اللہ نے عشق کی محبت کی چنگائی لگائی ہے اب کچھ اللہ کے عشق و محبت کے اشعار حضرات کو سناتا ہوں ان اشعار کو سن کے ایک شرابی نے تو شراب نہیں پینے چاہیے بہت سے لوگ لڑکے شراب پیتے ہیں ان کے ساتھ جا کے بیٹھ جاتے ہیں بیٹھنا بھی نہیں چاہیے یعنی آپ مدد کر رہے ہیں ان کے ساتھ بہت سے لوگ گندی جگہوں پہ جاتے ہیں ان کے ساتھ بیٹھ جاتے ہیں ایسے لڑکوں سے دوستی بھی نہیں کرنی چاہیے جو ہمیں گندی طرف لے کے جائیں اب عشق میں ان کی خاطر ہم آنکھوں سے لہو برسائیں گے جب دل سے انہیں ہم چاہیں گے وہ خود ہی کرم فرمائیں گے ماشاءاللہ کہہ دیجئے میرے شیخ کے شعر ہیں جس نے بھی دل سے اللہ کو چاہے اللہ نے اس پہ ضرور فضل فرمایا ہے اور جس کو اللہ کی تلاش ہوتی ہے نا اللہ تعالیٰ اس وقت کے ولی سے اس کو کسی ملوا دیتے ہیں یا ولی کے غلام سے اللہ تعالیٰ ملوا سچا ولی ہو اور سچا ہو اللہ والوں کا جس کو اللہ تعالیٰ جس کو تلاش ہوتی ہے کہ مجھے اللہ والا بننا ہے اللہ تعالیٰ کیونکہ ایک بات اور بتانی تھی کوئی اکیلا نہیں چل سکتا دین میں چل ہی نہیں سکتا صحابہ کرام حضور صلی اللہ علیہ وسلم کی صحبت سے صحابی ہوئے پھر ان کی صحبت تابعین بھی تبع تابعین قیامت تک اس طرح اولیاء اللہ بنتے رہیں گے اکیلے چلتے ہیں تھوڑے دن چلتے ہیں پھر مایوس ہو کے گر پڑتے ہیں سب کچھ چھوڑ جاتے ہیں اور شیخ ہوتا ہے تو مشورہ کر کے آسانی رہتی ہے آپ حضرات چاہیں تو اس فقیر کا نمبر بھی لے سکتے ہیں میرے شیخ کا نمبر بھی کتاب پہ لکھا ہوا ہے اس میں علماء کرام اور ہمارے شیخ کے تربیت یافتہ بیٹھے ہوتے ہیں اس میں فون کر کے پوچھ بھی سکتے ہیں آہستہ آہستہ ایک دم تو سب گناہ نہیں چھوڑتے اللہ تعالیٰ کا نام رب ہے یعنی آہستہ آہستہ کر کے اسٹیپ بائی اسٹیپ انشاءاللہ گناہ چھوٹ جائیں گے بیانات میں آتے رہے ہم لوگ انشاءاللہ میرا ارادہ کیا ہے ہر مہینے یا دو مہینے کے بعد ٹنڈو جام آیا کروں گا انشاءاللہ ہر مہینے حیدرآباد تو میں آتے ہی ہوں الحمدللہ اور کافی لوگ ماشاءاللہ انہوں نے توبہ کر لی الحمدللہ وہاں میری بیٹھتی بالکل ہفتے اتوار کو آتا ہوں کیونکہ اس میں چھٹی ہوتی ہے میری تو دو دن میں تو میری حالت بالکل ہی رات کو تو بالکل عجیب حالت رہتی ہے بیان کر کے بس آپ لوگ میری صحت کے لیے بھی دعا فرمائیے اللہ تعالیٰ مجھے بھی صحت عطا فرمائے میرے پیارے شیخ کو میرے شیخ کا نام ہے اس وقت حضرت والا شاہ فیروز عبداللہ میمن صاحب دامن القادم علیہ ماشاءاللہ میمن ہیں اور سندھی بھی بولتے ہیں سندھی میں بھی ان کے بیانات ہوتے ہیں آپ جو حضرات سندھی بولنے والے ہیں ان کو انشاءاللہ ان کو بھی یہاں لے کر آئیں گے ان سے ہزاروں نوجوان ان سے بیٹھے ہیں ماشاءاللہ اچھی اچھی پوسٹوں پر ہیں مگر سننا تو شریعت کے مطابق رہتے ہیں اور میرے شیخ فرماتے ہیں آسمان پہ جھولو خوب بکری کا دودھ پیو تیل لگاؤ اچھی غذا کھاؤ کوئی مسئلہ نہیں بس گناہ کے کام نہ کرو بھلے تھوڑا دوستوں میں ہنس بول بھی رہو غیبت نہیں ہونی چاہیے کسی مسلمان کو تکلیف نہ پہنچائیں دین تو بہت ہی آسان ہے ہم نے خود ہی اس کو مشکل کر لیا ہے دین میں ہنسنا بھی برا نہیں ہے وآخر دعوانا الحمدللہ رب العالمین کوئی بات رہ تو نہیں گئی ایسی بات میرا نام پوچھ لیجئے گا بہت پیارا نام ہے میرے دادا نے رکھا تھا کمال ماشاءاللہ کہہ دیجیے کمال نام ہے میرے شیخ کا اس پر حضرت والا ایک شعر سناتے تھے کہ جب تمہارا کوئی نام پوچھے تو یہ شعر سنا دیا کرو اپنے کمال عشق کیوں داد پا گیا وہ مجھ پہ چھا گئے میں زمانے پہ چھا گیا یعنی اللہ کی محبت مجھ پہ چھا گئی میں زمانے پہ چھا گیا مفتی اعظم پاکستان فرماتے ہیں ہم سے زمانہ خود ہم کو مٹا سکے زمانے میں دم نہیں ہم سے زمانہ خود ہے زمانے سے ہم نہیں جب تک اللہ اللہ کہنے والے دنیا میں موجود رہیں گے اب تک قیامت نہیں آئے گی اس لیے ہم بھی اس میں شامل ہو جائیں اور اللہ اللہ کہنے سے کیا مراد ہے جو گناہوں سے بچنے والے ہیں ایسے لوگ ہیں ماشاءاللہ میڈ ان جاپان کم چیز ہوتی ہے نا میڈ ان چائنا تو بہت ہوتی ہے میڈ ان پاکستان بھی ہو جاتی ہے مگر جو کوالٹی والی چیزیں ہوتی ہیں کم ہوتی ہیں اللہ والے ہیں مگر بہت کم ہیں جن کا ظاہر اور باطن اچھا ہو جن کے اخلاق اچھے ہوں میرے شیخ بیویوں سے پٹائیوں کو بھی منع فرماتے ہیں والدین سے اچھے اخلاق سے پیش آؤ جیسے آپ لوگ یہاں رہتے ہیں تو اچھا یہ جو ہے یہ یونیورسٹی کی کلاس نہیں ہو رہی کہ ہر کوئی ہاتھ اٹھا کے بات شروع کر دیں بعد میں مجھ سے مشورہ کر لیں ورنہ ادب کے خلاف ہے یونیورسٹی کے لڑکوں مجھے بھی نہیں پتا تھا ادب ہوتا ہی نہیں ہے یونیورسٹی کے لڑکوں کو ادب کا کچھ پتہ ہی نہیں ہوتا کہ ادب کیا ہے مگر جب اللہ کا عشق آتا ہے وہ خود ہی ادب سکھا دیتی ہے یہ کلاس نہیں ہو رہی کہ ہائے کوئی سر مجھے کچھ سوال پوچھنا ہے ہاں آپ بتائیں آپ مجھے کچھ سوال پوچھنا ہے یہ مچھلی بازار نہیں ہے یہ الحمدللہ اللہ والوں کا خادم ہوں اس لیے وہاں پہ ادب کا خیال رکھنا چاہیے آپ کو کوئی مسئلہ نہیں آپ تو میں بتا رہا ہوں مجھے بھی کچھ باتیں نہیں پتا تھی ہمیں کہاں پتا ہوتی ہیں ہم تو اللہ والوں سے میں خود سیکھی اب جیسے بہت سے حضرات اللہ والوں کی جوتیاں اٹھاتے ہیں اس میں اعتراض نہیں کرنا چاہیے اللہ والے انبیاء کے وارث ہوتے ہیں علماء کرام جو عمل والے ہوتے ہیں تو یہ انبیاء کے حضور صلی اللہ علیہ وسلم کے صحابہ کرام جوتی اٹھاتے تھے عبداللہ ابن مسعود رضی اللہ عنہ جوتی اٹھاتے تھے اور سعادت سمجھتے ہیں وہ لوگ کیونکہ ان کے نفس کی اصلاح ہو رہی ہوتی ہے تو ان کی جوتیاں اٹھانا ان کی سعادت سمجھتے ہیں اس لیے اللہ والے کے کوئی عمل اگر سمجھ میں نہیں آتا نا تو برائے کرم بہتان مت لگائیں غیبت مت کریں اعتراض مت کریں مفتیان کرام سے آ کے پوچھ لیں ضروری نہیں ہے کہ ہماری ہر بات سمجھ میں آ جائے آپ بتائیے کوئی پی ایچ ڈی کا مضمون آپ لوگوں کو یا فرسٹ ایئر میں پڑھائے تو سمجھ میں آئے گا نہیں آئے گا نا تو اللہ والے وہ پی ایچ ڈی کا مضمون بیان کر رہے ہوتے ہیں کبھی کبھی ہمیں سمجھ میں نہیں آتا اعتراض کبھی نہیں کرنا چاہیے حدیث میں آتا ہے دو لوگوں کے اللہ کا اعلان جنگ ہے ایک سود لیتا ہے اور جو کسی اللہ والے سے دشمنی رکھتا ہے نا اللہ کا اعلان جنگ ہے حدیث قدسی میں آتا ہے اللہ کا اعلان جنگ ہے کسی اللہ والے کو تکلیف پہنچانا اس کی غیبتیں کرنا اس کی برائیاں کرنا کسی عالم کی برائی کرنا غیبت کرنا اچھی بات نہیں ہے امام صاحب کی بھی نہیں کرنی چاہیے عیب تو ہر کسی کے ہمارے اندر عیب کم ہے کہ ہم دوسروں کے عیبوں کو دیکھیں اپنے عیبوں پہ نظر ہونی چاہیے دوسروں کی اچھائیوں پر ہمارے عیب کم ہے کیا بھائی اس لیے اللہ والے نصیحت کرتے تھے سامنے والوں کی اچھائیوں پہ نظر رکھو اپنے عیبوں پہ نظر رکھو کتنی پیاری بات ہے نا اپنے عیبوں کو دیکھیں سامنے والے مگر اللہ والے جو بیان کرتے ہیں وہ پوری امت کے جو برائیاں اس کو سب عام بیان کر دیتے ہیں اس میں آپ لوگوں کی طرف اشارہ تھوڑی ہے میں اس فقیر کا حضرت والا کا جہاں بھی مضمون بیان ہوتا ہے بد نظری پہ بیان ہوتا ہے اس وقت ذرا کھل کے بیان ہو گیا کہ آپ لوگ یونیورسٹی کے لڑکے ہیں بتائیے اگر جوانی بچ جائے گی تو آپ لوگ مجھے دعائیں دیں گے کہ نہیں دیں گے کسی کی اگر جوانی بچ جائے और वरना फिर क्या होता है हकीम के पास भागते हैं शादी से पहले भी हकीम से दवाई लेने जा रहे हैं और शादी के बाद भी हकीम से दवाई लेने जा रहे हैं तो आखिर दुआना अलहम्दुलिल्लाह रब्बिल आलमीन अब दुआ कर लेते हैं या अल्लाह या रहमान या रहीम सल्लल्लाहु अलैहि नबील उम्मी या अल्लाह अब हम सबको माफ फरमा दीजिए हमारे गुनाहों को बख्श दीजिए हमारे हाल पे रहम फरमा दीजिए सच्ची तौबा की तौफीक दे दीजिए इस जंग आलूद दिल को धो दीजिए अल्लाह आप खास फजल फरमा दीजिए हमारे गुनाहों को बख्श दीजिए आपके सिवा कोई सहारा भी नहीं है कहां जाए बंदा गुनहगार तेरा ए अल्लाह आप रहमत की भी कता फरमा दे करम की भी कता फरमा दे फजल की भी कता फरमा दे वाफू अन्ना वाफिर लना वरहमना ए अल्लाह आज तक जो आंखों का जिना किया जबान से जिना किया कानों से गाने सुने अल्लाह गुनाह किया माफ फरमा दीजिए अल्लाह आप तो बहुत बड़े अल्लाह हैं हम गुनाह करते करते थक सकते हैं आप माफ फरमाते फरमाते नहीं थक सकते या रब्बी माफ फरमा दे अल्लाह माफ फरमा दे जब कोई तौबा करता है तो अल्लाह उसके दिल के बोसे अता फरमा दे मैं भी तो गुनहगार हूं मैं भी सच्ची तौबा करता हूं हम सब सच्ची तौबा करते हैं हमारे गुनाहों को बख्श दीजिए और जो तेरे प्यारे बंदे उनकी सोहबत नसीब फरमा दीजिए ए अल्लाह गुमराह लोगों से बचा लीजिए सच्चे लोगों से मिलवा दीजिए और जितने दीन के काम हो रहे हैं तबलीग और दावत की मुबारक मेहनत मसाजिद मदारे सच्चे अल्लाह वालों की जो मेहनतें हैं दीनी नफ्स इस्लाह नफ्स की खानकाहें और तबलीगी मराकज तबलीगी जमातें जो निकली हुई हैं और सारे आलम में जहां जहां दीन के अहले हक के काम हो रहे हैं फरिश्तों जरिए मदद फरमा हरमैन शरीफैन की हिफाजत फरमा बैतुल मुकद्दस की हिफाजत फरमा रोजा मुबारक की हिफाजत फरमा मुल्क पाकिस्तान की हिफाजत फरमा ए अल्लाह हम सबको अल्लाह वाला बना दे अल्लाह वाला बना दे अल्लाह वाला बना दे मेरे शेख इस दुनिया से चले गए उनकी कब्र को नूर से भर दे हजरत वाला रहमतुल्लाह अलैह और हजरत मीर साहब रहमतुल्लाह अलैह मौजूदा शेख कुतुब जमाना हजरत शाह फिरोज अब्दुल्ला मेमन साहब और हजरत मौलाना मजहर साहब दानों का तुमालिया इनकी जिंदगी में बरकत अता फरमा दीजिए और जितने मशायख उलमा हैं जिस जिस शोबे के तबलीगी मशायख और उलमा कराम मसाजिद मदारिस इन सब की उम्रों में बरकत अता फरमा हमारे वालदेन पे रहमतों की बारिश फरमा हमारे उस्तादजा पे हमारे सब दोस्तों पे रहमतों की बारिश फरमा दे व सल्लल्लाहु अलैहि नबी उम्मी आमीन या रहमान जजाकल्लाहु खैरा इंशा अल्लाह ताला आप लोगों को खूब जजाए खैर अता फरमाए